अर्को चाहिँ सूचना प्रविधिको प्रयोग छ, त्यो पनि अलिक तपाईँहरूलाई इम्पोर्टेन्ट छन्, डिटेलमै पढाउनु पर्ने र कन्फ्युजन पनि छ तपाईँहरूलाई। सार्वजनिक सुनवाई भनेको के हो, त्यसपछि सामाजिक लेखा परीक्षण भनेको के हो, अनि सार्वजनिक परीक्षण पब्लिक अडिट भनेको फेरि के हो, अनि थर्ड पार्टी इभ्यालुएसन भनेको के हो भन्ने तपाईँहरू एकदम कन्फ्युजनमा हुनुहुन्छ। सो ती कुराहरू पनि क्लियर हुनुपर्छ। र आजको पनि हिजो मैले अलिकति भनेको थिएँ, यो व्यावसायिकता, अनुशासन र आचार संहिता किन एकै ठाउँमा ल्याएको भन्ने सन्दर्भमा सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ पब्लिक अफिसमा बसेर काम गर्ने पब्लिक अथोरिटी यानि कि सार्वजनिक अधिकारीहरूको निश्चित त्यो सार्वजनिक सेवाले अपेक्षा गर्ने मूल्य, विश्वास, धारणा र पद्धतिहरू हुन्छन्, त्यसलाई भ्यालु बिलिफ पर्सेप्सन एन्ड सिस्टम भन्छ, त्यस्तो भ्यालु बिलिफ पर्सेप्सन एन्ड सिस्टमहरू हुन्छन्। हो त्यो किसिमको भ्यालु बिलिफ पर्सेप्सन र सिस्टमलाई अवलम्बन गरेर अन्य कुराहरू भन्दा पनि कामको र कामले निर्धारण गरेको लक्ष्य उद्देश्य र कामको अभिप्राय इन्टेन्सनलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने र ऐन नियम कानुनले र व्यावसायिक मूल्य मान्यताले दिएको भन्दा बाहिरको, त्यसले अपेक्षा गर्ने भन्दा बाहिरको गतिविधि, क्रियाकलाप, आचरण, व्यवहार नगर्ने भयो कुनै व्यक्ति भने त्यो व्यावसायिक हुन्छ है। व्यावसायिक कस्तो व्यावसायिक भएको भन्दा चाहिँ त्यो व्यावसायिक भनेको चाहिँ अलिकति मुनाफा स्वार्थ केन्द्रित होइन, आत्मकेन्द्रितलाई हामी व्यावसायिक भन्ने बुझ्छौँ नि, हो त्यही नै हो, आत्मकेन्द्रितै हो, स्वार्थी नै हो अनि मुनाफा केन्द्रितै हो, तर के को सन्दर्भमा भन्दाखेरि आफ्नो कामको सन्दर्भमा, कामले अत्यधिक नतिजा दिनु नै मुनाफा हो। आत्मकेन्द्रित भनेको बायाँ अरू दायाँ बायाँ केही पनि नदेख्नु, कामलाई केन्द्रबिन्दुमा राख्नु र कामको जिम्मेवारीको दायराभित्र बसेर सङ्गठनलाई सेवालाई हित हुने गरी काम गर्नु। त्यसैले व्यावसायिकता चाहिँ सार्वजनिक अधिकारीहरूको एउटा धर्म हो होइन, उनीहरूमा हुनुपर्ने धर्म हो। त्यो व्यावसायिकताको सीमाभित्र बसेर काम गर्नु नै फेरि अनुशासित पनि हुनु हो, अनुशासन पनि हो। अनुशासन भनेको चाहिँ के हो त भन्दाखेरि सङ्गठनले अपेक्षा गर्ने निश्चित मूल्य आचरणको पालना गरेको अवस्था र सङ्गठनले तय गरेको ऐन कानुन नियम आदिको परिपालना गरेको अवस्था, त्यस्तै गरिकन सङ्गठनले तय गरेको नीति योजना कार्यविधि कार्यक्रम बजेटका सीमा यिनीहरूको पनि परिपालना गरेको अवस्था चाहिँ अनुशासन हो। अनुशासन जहिले पनि नियमहरूद्वारा बाँधिएको हुन्छ, नियमहरूद्वारा परिभाषित हुन्छ र त्यसको उल्लङ्घन गरेपछि के को कुरा आउँछ त भन्दा पनिसमेन्टको कुरा आउँछ। त्यसैले सङ्गठनले अनुशासन कायम गर्नका लागि सँगसँगै दण्ड सजायको व्यवस्था पनि गरेको हुन्छ, अथवा नन कम्प्लायन्स अफ डिसिप्लिन रिजल्ट्स विथ पनिसमेन्ट है। त्यसैले अनुशासनसँग दण्ड सजाय यो कुराहरू पनि जोडिएर आउँछ भने आचार संहिता चाहिँ अघि भनेको व्यावसायिक मूल्य मान्यता अनुशासनसँग सम्बन्धित ऐन कानुन नियम कार्यविधि आदि कुराहरूको परिपालना गर्न गराउनका निमित्त बनाइएको संहिता हो त्यो चाहिँ। संहिता भनेको पनि नियमै हो, संहिता भनेको कोड अथवा नियम है। त्यो चाहिँ के हो त भन्दा कुनै पनि कर्मचारीलाई, सार्वजनिक अधिकारीलाई व्यावसायिक मूल्य मान्यताको दायराभित्र राख्न, अनुशासनका आधारभूत अपेक्षाहरू, आधारभूत आवश्यकताहरूको परिपालनाको दायराभित्र राख्न, उसलाई चाहिँ त्यसको परिपालना गराउनका लागि सङ्गठनले निश्चित संहिताहरू बनाएको हुन्छ, कोडहरू बनाएको हुन्छ अथवा निश्चित नियमहरू बनाएको हुन्छ, त्यसलाई चाहिँ हामी आचार संहिता भन्छौँ। त्यसैले दिज आर इन्टर रिलेटेड विथ इच अदर। इन द एब्सेन्स अफ कोड अफ कन्डक्ट मे बी द डिसिप्लिन एन्ड प्रोफेसनलिजम क्यान नट बी मेन्टेन, अर इफ देयर इज नो गुड डिसिप्लिन इन अर्गनाइजेसन देयर डज नट कम द इस्यु अफ कोड अफ कन्डक्ट or compliance of code of conduct. So non-compliance of code of conduct pani breaching of discipline huncha, achar sanghita ko palana nagarnu pani anushasan ko ullanghan huncha. Teslai garikana if you are not professional in organization, you do non-professional behavior or you do the behavior that your profession does not expect in the organization, देन द्याट इज अल्सो इनडिसिप्लिन. त्यो भनेको पनि के हो त भन्दा गैर अनुशासन हो, त्यसलाई पनि हामी गैर अनुशासन पनि भनेर भन्छौँ. त्यसलाई यसरी यिनीहरू एकअर्कासँग अन्तर सम्बन्धित हुँदो रहेछन्. बट वी हेभ टु गो लिटल बिट डिप इन डिप एन्ड देन वी हेभ टु सी वाट आर द प्रोभिजन इन आवर सिस्टम, इन आवर पब्लिक एडमिनिस्ट्रेसन सिस्टम, पब्लिक म्यानेजमेन्ट सिस्टम भनेर हेर्नुपर्ने हुन्छ यसमा चाहिँ हामीले है. लेट्स डिफाइन देन प्रोफेसनालिजम. अघि त धेरै कुरा भने तर जाँचमा व्यावसायिकता भन्नाले के बुझ्नुहुन्छ, यसका विशेषताहरू के हुन्छन् भनेर, व्यावसायिकताको सङ्गठनमा महत्त्व के हुन्छ, व्यावसायिकता अभिवृद्धि गर्न सङ्गठनले के गर्नुपर्छ, दिज आर द पोटेन्सियल क्वेसन है. वाट इज प्रोफेसनालिजम, वाट आर इट्स क्यारेक्टरिस्टिक्स ओर नेचर, यसको विशेषता र प्रकृतिहरू के हुन्छन्, एउटै हो विशेषता प्रकृति भनेको, फिचर भनेको क्यारेक्टरिस्टिक्स नेचर होइन, एउटै हो. अनि त्यसै गरिकन सङ्गठनमा यसको महत्त्व के हुन्छ, व्यावसायिकता कायम गर्नलाई के गर्नुपर्छ, नेपालको सार्वजनिक प्रशासनमा व्यावसायिकताको अवस्थाको मूल्याङ्कन गर्नुहोस्, सार्वजनिक प्रशासन व्यावसायिक हुन सकेन भनिन्छ त्यसका कारणहरू पहिचान गर्नुहोस्, त्यो भनेको व्यावसायिकताका सन्दर्भमा सार्वजनिक प्रशासनमा रहेका समस्या पहिचान गर्नुहोस् भनेको, अनि त्यसपछि त्यसलाई सुधार गर्न के गर्नुपर्छ, व्यावहारिक सुझाव दिनुहोस्, यस्तै यस्तै क्वेसनहरू चाहिँ आउँछन्. देन हाउ यु डिफाइन द प्रोफेसनालिजम, मैले यति भन्दाखेरि नै वास्तवमा तपाईँले प्रोफेसनालिजमको विषयमा आफ्नो एउटा धारणा पक्कै पनि बनाएको हुनुपर्छ. यो व्यावसायिकतालाई अब कसरी हामीले डिफाइन गर्न सक्छौँ भन्दाखेरि चाहिँ प्रोफेसनालिजम भनेको चाहिँ इट इज अ काइन्ड अफ स्ट्यान्डर्ड प्र्याक्टिस ओर मोटिभेसन एसोसिएटेड विथ ए प्रोफेसन भन्छ. यो व्यवसायसँग, व्यवसाय भनेको पेसा, कामसँग भनौँ न, प्रोफेसनसँग, व्यवसायसँग, पेसासँग, कामसँग सम्बन्धित स्ट्यान्डर्ड भनेको मापदण्ड, स्ट्यान्डर्ड कस्तो मापदण्ड अपेक्षा गर्छ त्यो कामले, स्ट्यान्डर्ड अब धेरै ब्रोडर कुरा भयो. मापदण्ड भनेको हाउ यु ड्रेस अप इन योर अफिस होइन, हाउ डु यु स्पिक विथ योर क्लाइन्ट, हाउ मच चियरफुल एन्ड स्मार्ट यु डु लुक इन योर अफिस, त्यो पनि आउँछ है. स्ट्यान्डर्ड भनेको प्रोफेसनालिजमको एउटा मेजर पार्ट हो चाहिँ ड्रेसअप है, स्मार्टनेस, चियरफुलनेस, स्माइल होइन, इभन त्यो फेरि एरिया हेरेर पनि हुन्छ, मेबी योर मेकअप होइन, यी कुराहरू पनि आउँछ. सो स्ट्यान्डर्ड त्यो पेसामाको मापदण्ड है. अनि दोस्रो चाहिँ प्र्याक्टिसेस, त्यो पेसामा बसेर गरिने अभ्यासहरू, कस्ता कस्ता अभ्यासहरू, तर ती अभ्यासहरू चाहिँ प्र्याक्टिसेस मिन्स दि लङ हिस्ट्री अफ डुइङ समथिङ इन द्याट प्रोफेसन. त्यसको इतिहासदेखि अहिलेसम्म के छ, निजामती कर्मचारी कस्तो हुनुपर्छ, पहिला पहिलाको कर्मचारीहरूले कस्तो गर्थे, पहिला पहिलाका सङ्गठनहरूले कस्तो गर्थे होइन, हो त्यहाँबाट कसरी हुँदै हुँदै हुँदै आयो है. प्र्याक्टिस अफ ह्याभिङ युनिफर्म होइन, जस्तो हामीले अहिले चाहिँ युनिफर्म लगाउने प्र्याक्टिस एउटा मानिलिउँ, एउटा त्यो प्र्याक्टिस भयो. पङ्क्चुअलिटी, वर्किङ विद इन ए टाइम पिरियड भनेको स्टार्टिङ फ्रम 9 एन्ड एन्डिङ एट 5 ओर हाम्रो त 10 to 5 यस्तो जुन छ नि, यी चाहिँ प्र्याक्टिसेसहरू हुन्. एन्ड ह्याभिङ होलिडे अन स्याटरडे, यो चाहिँ नेपालमा मात्रै हो, संसारमा काहीँ पनि यस्तो देश छैन जहाँ शनिबार मात्रै होलिडे होस्. बङ्गलादेशमा फ्राइडे एन्ड स्याटरडे हुन्छ है. अरू साउथ एसियन कन्ट्री र वर्ल्डका कन्ट्रीहरूमा प्राय धेरैमा चाहिँ स्याटरडे एन्ड सन्डे हुन्छ. त्यसैले हाम्रो सन्डे इज द फर्स्ट डे, तर चाहिँ अरू देशहरूमा मन्डे इज द फर्स्ट डे, सन्डे इज द लास्ट डे हो. बरु शनिबार अफिस जान्छन् मान्छे, आइतबार त जाँदैनन्, सन्डे भनेको चाहिँ एकदमै लिभको दिन हो. सो 2 दिन बिदा हुन्छ. सो तर यो सबै के हो त प्र्याक्टिसेस. अब नेपालमा हामीले यस्तो प्र्याक्टिस गर्दै आयौँ भनेपछि त्यो कुनै पनि कामका, पेसाका, व्यवसायका प्र्याक्टिसेसहरू, स्ट्यान्डर्ड प्र्याक्टिसेस अथवा मापदण्ड र अभ्यासहरू, लामो समयदेखि गर्दै आएका अभ्यासहरू, प्रथा पर त्यसको परम्पराहरू भनौँ न, अब लामो परम्पराहरू, एन्ड द मोटिभेसन्स. मोटिभेसन्स मिन्स द फ्याक्टर द्याट इन्करेज एन इन्डिभिजुअल एज ए प्रोफेसनल टु वर्क बेटर. त्यो एज ए प्रोफेसनलका रूपमा, व्यवसायीका, व्यवसायिक कर्ताका रूपमा अथवा व्यवसायिक व्यक्तिका रूपमा, कोही व्यक्तिलाई काम गरौँ गरौँ भनेर भावना जगाउने चिज वस्तुहरू व्यवसायिकताभित्र पर्छन्. त्यो भनेको के हो त भन्दा, इफ यु डु ह्याभ ग्रेटर अपर्च्युनिटी अफ करियर डेभलपमेन्ट, वृत्ति विकासका पर्याप्त अवसर छन् कुनै पनि पेसामा भने, द्याट विल मोटिभेट यु टु वर्क बेटर. अनि अझै त्यो वृत्ति विकास चाहिँ कार्य सम्पादनमा आधारित छ भनेदेखि द्याट विल हेल्प यु टु वर्क बेटर. त्यसैले गर्दाखेरि यो मोटिभेसन पनि, मोटिभेसन गराउने फ्याक्टरहरू त्यो पेसाभित्रका, अथवा इफ इट डज ह्याभ ए गुड रेपुटेसन इन द सोसाइटी, त्यो प्रोफेसनको समाजमा एकदमै ठुलो भ्यालु छ भने त्यसले पनि तपाईँलाई मोटिभेटेड गर्छ, होइन? सो अरू धेरै कुराहरू हुन सक्छन् मोटिभेसनका, इभन बेनिफिट्सहरू हुन सक्छन्, होइन? क्वार्टर, पेन्सन, होइन, अथवा के अरे भेहिकल, यस्ता खालका हुन्छ नि बेनिफिट्सहरू, एजुकेसन बेनिफिटहरू, पोस्ट रिटायरमेन्ट सोसल सेक्युरिटीका बेनिफिटहरू, यिनीहरू सबै मोटिभेसनको फ्याक्टर, ती समग्र आउँछन् प्रोफेसनालिजमभित्र. त्यसैले प्रोफेसनालिजम भनेको चाहिँ के हो त भन्दा, दिस इज दि सम टोटल अफ स्ट्यान्डर्ड एज वेल एज द प्र्याक्टिसेस एन्ड द मोटिभेसन्स अफ ए पार्टिकुलर प्रोफेसन. एकदम बेसिक डेफिनेसन हो, निश्चित पेसाको, निश्चित कामको मापदण्ड, अभ्यास र परम्पराहरू र उत्प्रेरक तत्त्वहरूको समष्टि के हो त के अरे व्यावसायिकता हो. प्रोफेसनालिजम व्यावसायिकता हो, है? व्यवसाय भनेको त कुनै पनि व्यक्तिले जीवन निर्वाहका निमित्त आफ्नो एउटा प्यासनका रूपमा स्थायी रूपमा अवलम्बन गरेको कुनै पेसा, त्यो नै व्यवसाय हो. तर व्यवसाय जहिले पनि के हुन्छ भन्दाखेरि, सबै पेसा व्यवसाय नहुन सक्छ. जस्तो यु कान्ट टेल ए के भन्छ, यो समाज सेवा छ भने, च्यारिटी छ भने त्यसलाई चाहिँ व्यवसाय भनिँदैन. व्यवसाय अलवेज अब इन्टेन्सन अफ प्रफिट, इन्टेन्सन अफ रिटर्न, इन्टेन्सन अफ पोजिटिभ बेनिफिट टु दि प्रोफेसनल. त्यसैले त्यो अलिकति व्यवसाय भनेर सबै जीवन या निर्वाहको जुन एउटा पेसा अवलम्बन गरिन्छ त्यसलाई चाहिँ व्यवसाय नै भनेर चाहिँ भनिहालिन्न. करियर भनिन्छ डेफिनेटली, वृत्ति भनेर भनिन्छ, तर सबै वृत्ति व्यावसायिक वृत्ति नहुन सक्छन्. व्यावसायिक भनेपछि अलिकति मोर रिटर्नेबल, प्रफिटेबल, होइन, प्रोडक्टिभ, यस्तो खालको यो चाहिँ हुन्छ भनेर बुझिन्छ. अब धेरै अरू कुराहरू पनि का आधारमा पनि डिफाइन गर्न सकिन्छ. यसलाई चाहिँ के पनि भन्न सकिन्छ भनेदेखि, कुनै पनि प्रोफेसन वा प्रोफेसनल पर्सन भनेर चिन्नका लागि चाहिँ तिमी एकदमै प्रोफेसनल छौ यो विषयमा भनेको के भन्न खोजेको त भन्दा, उसमा भएका विशिष्ट गुणहरू, विशेषताहरू, अनि अरूभन्दा फरक ट्रेट्सहरू, अथवा त्यो पनि गुणै हुन्छ, अरूभन्दा फरक पहिचान भनौँ न, त्यो पेसामा आबद्ध भएपछि, व्यवसायमा आज आबद्ध भइसकेपछि भएका फरक पहिचानहरू, तिनीहरूको समष्टि चाहिँ त्यस्तो व्यक्तिमा हुनु हो. व्यावसायिक व्यक्ति हुनु भनेको, व्यावसायिक चाहिँ व्यक्ति पनि हुनसक्छ, संस्था पनि हुनसक्छ. वी जेनरली युज टु कल ए प्रोफेसनल पर्सन, एट द सेम टाइम वी कल ए प्रोफेसनल अर्गनाइजेसन, है? व्यावसायिक व्यक्ति पनि हुन्छ, अथवा व्यावसायिकता व्यक्तिको पनि हुन्छ, व्यावसायिकता सङ्गठनको पनि हुन्छ. त्यसैले अझै ब्रोडली हामी के पनि भन्न सक्छौँ त भन्दाखेरि, कुनै पनि व्यवसायको उद्देश्य, आनी बानी आचरण, त्यसपछि गएर त्यसका मापदण्डहरू, अभ्यासहरू, अभ्यास भनेको परम्परा, अभ्यास यिनीहरू, होइन, अनि त्यसका विशेषताहरू जुन हुन् तिनीहरूको समष्टिलाई चाहिँ व्यावसायिकता भनिन्छ. अथवा त्यस्ता खालका गुणहरू कुनै सङ्गठन वा व्यक्तिले धारण गरेको, आफ्नो पेसामा त्यस्ता खालका गुणहरू धारण गरेको अवस्थालाई चाहिँ हामी व्यावसायिकता भन्दा रहेछौँ ब्रोडली. फेरि एकचोटि दोहोऱ्याइदिएँ, कुनै व्यक्ति वा सङ्गठनले आफ्नो काममा भनौँ, सोझो भाषामा भन्दा, वा आफ्नो पेसा व्यवसायमा विशिष्ट प्रकृतिका अपेक्षित, त्यो पेसा व्यवसायद्वारा अपेक्षित गुण, विशेषता, मापदण्ड, अभ्यास वा परम्परा, वा त्यसका भनौँ न अन्तर्निहित तत्त्वहरू धारण गरेको अवस्थालाई चाहिँ व्यावसायिकता भनेर भनिँदो रहेछ. इफ एन इन्डिभिजुअल ओर एन अर्गनाइजेसन डु ह्याभ सच क्यारेक्टरिस्टिक्स, देन द्याट इज कल प्रोफेसनल पर्सन. इफ द्याट इज एन इन्डिभिजुअल, प्रोफेसनल एजेन्सी ओर अर्गनाइजेसन. इफ द्याट इज एन इन्स्टिट्युसन. यसरी हामीले व्यावसायिकतालाई के गर्न सक्छौँ, परिभाषित गर्न सक्छौँ, वा हामीले सामान्यतया चाहिँ बुझ्न सक्छौँ, है? अब यो यसलाई चाहिँ हामीले अझै के भन्न सक्छु, इट इज नट ए सिङ्गल थिङ है। व्यावसायिकता भनेको कहिले पनि एउटा कुरा मात्रै होइन, इट इज ए कम्बिनेसन अफ मल्टिपल थिङ्स। अघि नै मैले भने नि त्यो धेरै कुरा, प्र्याक्टिसेस, स्ट्यान्डर्ड, क्यारेक्टरिस्टिक्स, स्पेसलाइजेसन, होइन, यी सबै कुरा त्यसमा आउनु भनेको, अथवा त्योभन्दा धेरै कुराहरू पनि हुन्छन्। त्यसैले यो चाहिँ कम्बिनेसन अफ क्वालिटिज हो वास्तवमा। व्यावसायिकता भनेको ए कम्बिनेसन अफ क्वालिटिज, विशिष्ट गुणहरूको, कुनै पेसासँग सम्बद्ध विशिष्ट अपेक्षित गुणहरूको संयोजन हो यो व्यावसायिकता चाहिँ, होइन। अब तपाईँले सिम्पल प्रोफेसनल इम्प्लोइ अथवा व्यावसायिक कर्मचारी कस्तो हुन्छ भन्दाखेरि, सानो सानो उदाहरण दिँदा चाहिँ, इफ यु आर प्रोफेसनल देन यु अलवेज रिच एट योर अफिस अन टाइम। कति बजे पुग्नुहुन्छ? 10 बजेबाट सेवा दिने हो, तपाईँ 9:30 बजे अफिस पुगेर ड्रेस स्रेस चेन्ज गर्नु पर्ला बाहिरबाट गएर, होइन, अनि त्यसपछि गएर त्यहाँ अरू रेडी भएर बस्नका निमित्त अरू टाइम साइम राखेर कमसेकम कुर्सीमा 15 मिनट अगाडि बसिसक्नुहुन्छ भने देन यु आर प्रोफेसनल। है, त्यसको मतलब के हुनु पर्दो रहेछ त भन्दा, टु बिकम ए प्रोफेसनल यु मस्ट बी पङ्क्चुअल अल्सो। त्यसैले प्रोफेसनल इम्प्लोइ अलवेज कम्स इन अफिस इन टाइम, स्टे अफिस होल टाइम, कार्यालयमा पुरा समय बस्छ, एन्ड देन डेलिभर सर्भिसेस विथ स्माइल। इट विल बी न्युट्र हि ओर सी विल बी न्युट्रल एन्ड फेयर अनबायस वाइल डेलिभरिङ सर्भिसेस, एन्ड भेरी स्मार्ट इन म्यानेजिङ टाइम। एउटा काम गर्यो, अर्को काम गर्यो, काम भद्रगोल बनाएर समय व्यवस्थापनै गर्न नसक्ने व्यावसायिक हुँदैन। सो हि ओर सी म्यानेजेस टाइम इफेक्टिभली एन्ड देन टेक रेस्पोन्सिबिलिटी अफ दियर असाइन ड्युटी, लगाइएको जिम्मेवारीको, के अरे, कामको जिम्मा पनि लिन्छ। र असफल भए राम्रोसँग गर्न नसके पनि आफू जिम्मेवार हुन्छ, राम्रो गर्न सके पनि आफू जिम्मेवार हुन्छ, र त्यो काम समयमै तोकिएको गुणस्तरमा सम्पादन गर्ने जिम्मेवारी उसले वहन गर्छ, र वर्क्स इन ए ग्रुप इफेक्टिभली, समूहमा प्रभावकारी ढङ्गले काम गर्छ भने त्यस्तो व्यवसायिक कर्मचारी। यहाँ सबै कुरा भनेको होइन मैले, तर खालि के भनेको त भन्दा केही इक्जाम्पल दिएको के तपाईँलाई, एकदमै म्यानेजमेन्टका, बिजनेस एडमिनिस्ट्रेसनका जार्गनहरू भन्दा पनि को व्यावसायिक कर्मचारी हो त, व्यावसायिकता भएको व्यक्ति को हो त भन्दा, त्यस्तो कर्मचारी सार्वजनिक प्रशासन व्यवस्थापनमा जो समयमा अफिस आउँछ, पुरा समय कार्यालयमा बस्छ, त्यसपछि सेवाग्राहीलाई मुस्कानसहित अथवा आफ्नो जिम्मेवारीको सेवा प्रदान गर्छ, राम्रो व्यवहार गर्छ उनीहरूसँग, समयको प्रभावकारी व्यवस्थापन गर्छ, आफ्ना कामहरूको प्रायोरिटी अथवा प्राथमिकीकरण गर्छ र त्यही अनुसार काम सम्पन्न गर्छ, उसलाई दिएको कामको जिम्मेवारी वहन गर्छ, सफलता असफलताको जज जस र अवसरको अब जसको पनि जिम्मेवारी वहन गर्छ, र सङ्गठनमा एक्लैले गर्ने होइन, व्यावसायिक मान्छे जहिले पनि टिमवर्कमा काम गर्न जान्ने पनि हुनुपर्छ। त्यसैले समूहमा प्रभावकारी काम गर्छ भने त्यही कर्मचारीलाई भन्न खोजेको हो हामीले, व्यावसायिक कर्मचारी र व्यावसायिकता भनेर तिनै गुणहरूलाई, त्यो कर्मचारीमा भएका अघिका गुणहरूलाई खोजेको। दे आर नट एनफ, त्यहाँ धेरै हुनुपर्छ। अब इन्टिग्रिटी हुनु पर्यो, इथिक्स हुनु पर्यो, अनेस्टी हुनु पर्यो, अनि त्यसपछि गएर यो के भन्छ के अरे विटिनेस हुनु पर्यो, अनि त्यसपछि यो सोसियलाइजेसन स्किल हुनु पर्यो, एलोकेन्सी इन स्पिच हुनु पर्यो होला, होइन, अनि क्लारिटी इन ल्याङ्ग्वेज हुनु पर्यो होला, अथवा चाहिँ गुड पिआर राख्न सक्ने क्षमता हुनु पर्यो होला। यी त धेरै कुराहरू हुन्छन्, करप्सन गर्ने नेचरको हुनु भएन होला, है, लिडरसिप क्वालिटी हुनु पर्यो होला, धेरै धेरै हुन्छन्। तर चाहिँ अघि भनेका केही त्यस्तो बेस विशेषताहरू भएको कर्मचारी नै प्रोफेसनल कर्मचारी हो भनेर सिम्पल हामीले बुझ्न सक्नुपर्छ है, व्यावसायिक कर्मचारी को हो भनेर, अथवा व्यावसायिकता भनेको के हो भनेर चाहिँ यसरी हामीले बुझ्न सक्छौँ। यु क्यान डिफाइन प्रोफेसनालिजम। अब यो खास गरिकन प्रोफेसनालिजमका क्यारेक्टरिस्टिक्स हुन्छन् के, विशेषताहरू, ती विशेषताहरू थाहा पाउनु भयो भने चाहिँ प्रोफेसनालिजम के हो भनेर बढी थाहा सजिलै बुझ्न सकिन्छ। द फर्स्ट क्यारेक्टरिस्टिक्स, तपाईँलाई धेरै कर्मचारी हुनुहुन्छ होला, अब आज यो प्रोफेसनालिजम पढेपछि भोलिदेखि चाहिँ म एकदम प्रोफेसनल हुने हो है भन्ने हो भने, ल सुन्नुहोस्, अब यो क्यारेक्टरिस्टिक्स तपाईँमा छ कि छैन, छैन भने त्यो इम्प्रुभ गर्नु पर्यो, नत्र तपाईँ प्रोफेसनल इम्प्लोय हुँदैन, व्यावसायिक चाहिँ हुँदैन तपाईँ है। त्यसैले पहिलो तपाईँसँग स्पेसलाइज्ड नलेज हुनु पर्यो, विशिष्टीकृत ज्ञान। तपाईँ के को हो त, लोकसेवा पास गरेर कुनै पदमा, प्रशासन, सार्वजनिक प्रशासनमा जानुभएको छ भने देयर इज ए ह्युज एरिया, अब एकछिनलाई तपाईँ चाहिँ लेखा समूहमा जानुभयो भनेदेखि अकाउन्टिङ सिस्टम र अडिटिङ सिस्टमको थोरो नलेज छ कि छैन तपाईँसँग, विशिष्टीकृत ज्ञान छ कि छैन, छैन भने तपाईँ व्यवसायिक ठिक छ, तपाईँ पास लोकसेवा जेनरलिस्ट इक्जामबाट पास गर्ने हो, जेनरल इक्जामबाट कम्पिटिसन गरेर होइन जिके आइक्यू के अङ्ग्रेजी टिक मार्क लगाएर होइन पास गर्ने हो, तर अब त्यहाँ गइसकेपछि तपाईँ विशिष्टीकृत हुनु परेन छिर्ने बित्तिकै, तर काम गर्ने सिलसिलामा चाहिँ अब तपाईँ कुन सेवा समूहको कुन उपसमूहको पदको मान्छे हो त्यसको चाहिँ तपाईँ विशिष्टीकृत नलेज हासिल गर्नु पर्यो, अनि मात्रै व्यावसायिक हुनुहुन्छ है। इफ एनीबडी युआर ए अकाउन्ट अफिसर होइन, देन इफ एनीबडी आस्क्स अबाउट दि प्रोक्युरमेन्ट एक्टको कुनै पनि कुरा अथवा प्रोक्युरमेन्ट सम्बन्धी कुनै पनि समस्या, कुनै अवस्थामा कुनै कुरा प्रोक्योर गर्नु पर्यो भने त्यो बेलामा तपाईँलाई सोद्धाखेरि यु सुड ह्याभ इन डेप्थ नलेज है। हो त्यो चाहिँ के हो त भन्दा स्पेसलाइज नलेज, विशिष्टीकृत ज्ञान हुनु पर्यो एक नम्बरमा व्यावसायिक हुनका लागि, व्यावसायिकताका लागि। अर्को चाहिँ कम्पिटेन्सी एन्ड एक्सपर्टिज, कम्पिटेन्सी हो एन्ड ओर एक्सपर्टिज भनौँ न, यो तपाईँसँग सक्षमता पनि हुनु पर्यो। कम्पिटेन्सी यो कस्तो त भन्दा बौद्धिक सक्षमता, कम्पिटेन्सी भनेको दि क्यापेसिटी टु डेलिभर है, यु योर योर क्यालिभर होइन अथवा योर इन्टेलिजेन्स त्यो हुनु पर्यो कि, कम्पिटेन्सी तपाईँले चाहिँ हाई डेलिभर गर्न सक्ने क्षमता तपाईँमा हुनु पर्यो है, त्यस्तो खालको क्षमता कम्पिटेन्सी हुनु पर्यो भने। अर्को त्यसैमा कम्पिटेन्सी स्ल्यास एक्सपर्टिज हो, यो एक्सपर्टिज भनेको चाहिँ विशेषज्ञता विज्ञता हुनु पर्यो, त्यो चिजको विज्ञ बनेर निस्किनु भयो है। अघिको स्पेसलाइज नलेज चाहिँ मोर टेक्निकल एन्ड मोर ए काइन्ड अफ यो न्यारो कोरिडोर अफ नलेज हो, एउटा चिजमा तपाईँ एकदम गहिराईमा गएर त्यसको साङ्गो पाङ्ग थाहा पाउने हुनुभयो, त्योभन्दा बाहिर केही थाहा पाउनु भएन भने पनि तपाईँसँग स्पेसलाइज नलेज हुन्छ। तर कम्पिटेन्सी इज लिटल बिट ब्रोडर, एक्सपर्टिज इज लिटल बिट ब्रोडर होइन, इट मिक्सेस अप दि स्पेसलाइज नलेज विथ दि जेनरल नलेज आउटसाइड्स एन्ड कम्बाइन्स देम एन्ड युजेज एप्रोप्रिएट नलेज एट एप्रोप्रिएट टाइम टु गेट दि सक्सेस इन प्रोफेसन। तपाईँको विशिष्टीकृत ज्ञान पनि छ, बाहिरको वातावरणको ज्ञान पनि छ, वातावरण भनेको सरकारले के गरिराखेको छ, नीतिहरू कस्ता छन्, अर्को सङ्गठनले के गराएको छ, विश्वको सिनारियो के छ, समाजको अपेक्षा के छ, सेन्टिमेन्ट एन्ड मुड अफ पिपुल के छ, क्लाइन्टहरूको इन्ट्रेस्ट के छ होइन, त्यो सबै एनालिसिस गर्न सक्ने र त्यो सारा कुराको प्रब्लमहरू अपर्च्युनिटीहरू थ्रेटहरू एनालिसिस गर्न सकेर हरेक समस्याको समाधान गर्न सक्ने क्षमता छ र नतिजा दिने क्षमता छ भने बल्ल तपाईँ के हुनुहुन्छ, कम्पिटेन्ट र एक्सपर्ट हुनुहुन्छ। त्यसैले प्रोफेसनल हुनका लागि नट ओन्ली स्पेसलाइज नलेज बट यु सुड ह्याभ कम्पिटेन्सी एन्ड एक्सपर्टिज अल्सो है। अर्को चाहिँ कमिटमेन्ट एन्ड कन्फिडेन्स, कमिटमेन्ट भनेको प्रतिबद्धता र कन्फिडेन्स भनेको आत्मविश्वास, म तपाईँलाई दिएको काम चाहिँ म 100% पुरा गर्छु भनेर तपाईँ प्रतिबद्ध हुनुपर्छ, यो मैले एट एनी कस्ट पुरा गर्छु भनेर प्रतिबद्ध हुनुपर्छ, पहिले कि मैले यो गर्न सक्दिनँ भन्नु पर्यो, अनि तपाईँलाई जिम्मा लिने बेलामा चाहिँ मलाई यो यो शर्त पुरा गर्यो भने यो गर्न सक्छु नभए गर्न सक्दिनँ भन्न चाहिँ पाउनुभयो है। तर जब तपाईँलाई असाइन गरिन्छ त्यसपछि यु सुड बी 100% कमिटेड टु अटेन दि गोल, टु अचिभ दि गोल टु पर्फर्म दि टास्क यु आर असाइन टु, त्यस त्यो प्रति कमिटमेन्ट हुनु पर्यो, प्रतिबद्ध हुनु पर्यो, म गर्छु गर्छु गर्छु भन्ने हुनु पर्यो है। अब त्यो गर्छु भन्ने कुराको कमिटमेन्टलाई को ब्याकअपमा चाहिँ के हुनु पर्यो त, कन्फिडेन्स हुनु पर्यो। कन्फिडेन्स भनेको चाहिँ पोजिटिभ माइन्ड सेट एन्ड देन यो पोजिटिभ के भन्छ मेन्टालिटी एन्ड देन ए काइन्ड अफ यो भनौँ न आफूभित्रैबाट यो गर्न सक्छु भन्ने स्ट्रङ भावना हुनु पर्यो, त्यसलाई चाहिँ कन्फिडेन्स भनेर भन्छ है, कन्फिडेन्स। त्यसैले कमिटमेन्ट, त्यो कमिटमेन्ट कन्फिडेन्समा बेस भएर गर्ने हो। इफ यु आर नट कन्फिडेन्स एनफ देन यु क्यान नट कमिट टु डु समथिङ है, केही गर्नलाई चाहिँ तपाईँ कन्फिडेन्ट हुनुहुन्न भनेदेखि चाहिँ कमिट गर्न सक्नुहुन्न। द्याट्स अ कमिटमेन्ट एन्ड कन्फिडेन्स कम टुगेदर, यु सुड ह्याभ कन्फिडेन्स बट वाट बिल्ड्स यु कन्फिडेन्स इन, तपाईँमा केले कन्फिडेन्स ल्याउँछ त भन्दाखेरि तपाईँसँग सूचना तथ्याङ्क स्रोत साधन जनशक्ति, आफ्नो क्षमताको आफैले एसेसमेन्ट होइन, अनि त्यसपछि सम्भावित जोखिम, समस्याहरूको पहिचान र त्यसको न्यूनीकरण गर्ने उपायको आफैले खोजी गरेको छ, यस्ता कुराहरू छन् भनेदेखि बल्ल त्यसले कन्फिडेन्स ल्याउने हो. कन्फिडेन्स मिन्स इफ यु गो इन टु इक्जामिनेसन हल देन यु फिल द्याट हाउ मच कन्फिडेन्ट यु आर. तपाईँ जब कन्फिडेन्स छ भने यु विल पास. इफ यु डु नट ह्याभ कन्फिडेन्स यु क्यान नेभर पास. तर वाट ब्रिङ्क्स यु कन्फिडेन्स? अब तपाईँ एकदम कामदै कामदै डराउँदै डराउँदै हलभित्र तब छिर्नुहुन्छ जब तपाईँको तयारी पुगेको छैन. त्यसैले इफ यु डु ह्याभ एडिक्वेट इन्फर्मेसन, इफ यु डु ह्याभ एक्सटेन्सिभ एन्ड इन डेप्थ रिडिङ, इफ यु डु ह्याभ गुड लजिक इन एभ्री पोइन्ट एभ्री टपिक, इफ यु ह्याभ सिन अल द ओल्ड क्वेसन्स, इफ यु ह्याभ प्र्याक्टिस मेनी क्वेसन्स, एन्ड इफ यु ह्याभ पार्टिसिपेटेड इन interaction classes, then if you have participated in practice test, tele cha ke garcha tapailai confidence build up gardincha. And not only that, if you are interacted with your friends, sathiharu sanga antarkriya garnu bhacha ra tapai le rakheka kura haru test garera hernu bhacha ti sahi chan bhanne dherai choti tyo bhako cha bhane that builds your confidence hai. To be more confidence ta ajai confident hune ho bhan chai you have to teach your friends hai. साथीहरूलाई भेला गर्नुहोस् र त्यसपछि पढाउनुहोस्. पढाउँदाखेरि टिचिङ इम्प्रुभ्स यु कन्फिडेन्स मस्ट. अरू कुनै पनि विधि हुँदैन कि तपाईँमा आत्मविश्वास बढाउने. एउटै विधि भनेको पढाएर र सिक्ने पढाएर हो. पढेर सिकिँदैन, आफूले पढ्दा सिकिँदैन, पढाउन थालेपछि बल्ल सिकिन्छ. इट मिन्स प्रोफेसनमा पनि कन्फिडेन्स हुनका लागि इन्फर्मेसन हुनु पऱ्यो, योर इन डेप्थ स्टडी हुनु पऱ्यो, त्यसपछि गएर विगतमा गरेको एक्सपिरियन्सेस हुनु पऱ्यो, त्यस्तै खालको काम होइन, अनि प्रब्लम आइडेन्टिफिकेसन गर्न सक्ने क्षमता हुनु पऱ्यो, त्यसलाई समाधान गर्न सक्ने ट्याक्टिसहरू हुनु पऱ्यो, गुड पिआर हुनु पऱ्यो, मान्छेलाई मोबिलाइज गर्ने कला पनि हुनु पऱ्यो. देन ओन्ली इट ब्रिङ्स यु कन्फिडेन्स है. र अर्को चाहिँ तपाईँ आफू पर्सनल्ली पनि स्मार्ट पनि हुनु पऱ्यो. एकदम इन्ट्रोभर्ट नबोल्ने, डराउने, मान्छेको अगाडि नजाने, जानै नखोज्ने होइन, जति खोज्नुहुन्न त्यति चाहिँ त्यो स्मार्टनेस बढ्दैन, जति स्मार्ट हुनुहुन्न त्यति कन्फिडेन्स पनि हुनुहुन्न. सो बट द्याट कन्फिडेन्स भएपछि अब देन यु विल कमिट. त्यसैले कमिटमेन्ट र कन्फिडेन्स अथवा प्रतिबद्धता र आत्मविश्वास यो व्यावसायिकताको ज्यादै महत्त्वपूर्ण विशेषता हो. र अर्को चाहिँ डेडिकेसन एन्ड रिलायबिलिटी भन्छ. त्यो डेडिकेसन भनेको लगाव झुकाव होइन, समर्पण है. डेडिकेसन भनेको चाहिँ लगाव झुकाव समर्पण, र रिलायबिलिटी भनेको चाहिँ विश्वसनीयता है. विश्वसनीयता रिलायबिलिटी भनेको, अब यो भनेको के हो त भन्दा डेडिकेसन फर वाट? डेडिकेसन प्यासन हो. डेडिकेसन भनेको है प्यासन अन योर जब. डेडिकेसन ओर प्यासन अन योर रेस्पोन्सिबिलिटी. डेडिकेसन टु योर रिजल्ट. नतिजाप्रतिको हुनु पऱ्यो खास गरिकन होइन, कामप्रतिको हुनु पऱ्यो, सङ्गठनप्रतिको हुनु पऱ्यो, पेसाप्रतिको हुनु पऱ्यो. हो यो चाहिँ डेडिकेसन हो. हो त्यस्तो डेडिकेसन हुनु पऱ्यो कामप्रति, सङ्गठनप्रति, लक्ष्यप्रति होइन, नतिजाप्रतिको डेडिकेसन हुनु पऱ्यो वा प्यासन हुनु पऱ्यो. एक किसिमको आसक्ति भन्छ नि, प्यासन आसक्ति हुनु पऱ्यो. अनि त्यसपछि अर्को चाहिँ त्यस्तो व्यक्ति रिलायबल पनि हुनु पऱ्यो प्रोफेसनल हुनलाई. अर्गनाइजेसन होस् वा व्यक्ति व्यक्ति होस् रिलायबल. रिलायबल भनेको के हो? रिलायबल भनेको रिलाइ गर्न एबल, जसमा भर पर्न सकियोस्, जसले धोका नदेओस् होइन. रिलायबल भनेको भनेको चाहिँ इफ यु आर ए ए अफिसर एन्ड देन युर बोस यु विल आस्क यु टु डु समथिङ and he asked to deliver result within 5 hours. Today, if you became successful to deliver result within 5 hours, then your boss will trust on you, thinking that you are maybe reliable. Aaja ek din boli pani garnu bho, parsi pani garnu bho, 10 times tapailai kaam araeko ma 10 times nai bhanekai samay ma bhane jastai natija nikalna saknu bho bhane, then your boss will be confident on you or your boss will trust you as reliable. यो चाहिँ रिलायबल छ है भनेर उसलाई यो काम दिएपछि पक्कै फर्चुट गर्छ भनेर हो. प्रोफेसनल त्यस्तै रिलायबल हुनु पर्यो, अदरवाइज नट. मानिलिउँ तपाईँले घर बनाउनु भएको छ, घरमा एउटा प्लम्बरलाई चाहिँ तपाईँले नियमित पे गरेर ल वर्षको तिमीलाई मैले चाहिँ काम भए पनि नभए पनि 10,000 दिन्छु, अनि काम भएको प्रत्येक चोटिको तिमीले चाहिँ चार्ज लान पाउँछौ, तर मैले बोलाएको बेलामा एनी टाइम आउनुपर्छ. देन यु डु हेभ प्रब्लम अफ प्लम्बिङ, कुनै धारा बिग्रियो वा बाथरुम बिग्रियो देन यु विल कल टु हिम ओर हर. अब ऊ आज फोनै उठाइदिएन, भोलि भनेको बेलामा आइदिएन, यो भयो भने रिलायबल भएन. सो रिलायबिलिटी भनेको त्यस्तो खालको विश्वसनीयता हो जो माथि रिलाइ गर्न सकियोस्, निर्भर हुन सकियोस्, उसले धोका नदियोस् भने. हो, प्रोफेसनल त्यस्तै हुनुपर्छ, धोकेबाज हुनु हुँदैन, प्रोफेसनल रिलायबल हुनुपर्छ. त्यसैले यो क्रेडिबिलिटी एकदमै इम्पोर्टेन्ट कुरा हो, तपाईँको इज्जत भनौँ वा विश्वसनीयता भनौँ होइन, त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो, त्यसलाई रिलायबिलिटी भनिन्छ. त्यस्तै गरिकन ए प्रोफेसनल सुड ह्याभ इथिक्स, अनेस्टी एन्ड इन्टिग्रिटी, अथवा अनेस्टी इथिक्स एन्ड इन्टिग्रिटी. तपाईँ इमान्दार हुनुपर्छ, कुनै दायाँ बायाँ छल कपट गर्ने हुनु हुँदैन, इमान्दार हुनुपर्छ. अनि त्यसपछि गएर इथिकल हुनुपर्छ. इथिकल भनेको रिसोर्स र पावरको एब्युज नगर्ने है, र इथिकल भनेको समाजले गर्न हुँदैन भनेका काम नगर्ने, कानुन ऐन नियमले गर्न हुँदैन भनेका काम नगर्ने, त्यसलाई चाहिँ इथिकल भनिन्छ. इथिकल भनेको सदाचारी, सदाचारी भनेको आचरणको पालना गर्ने. आचरण भनेको समाजले सार्वजनिक अधिकारीबाट अपेक्षा गरेका मूल्य, विश्वास र व्यवहारहरूको समष्टि चाहिँ आचरण हो. यसले के गर्नुपर्छ, तपाईँ चाहिँ कुनै मन्त्रालयको सचिव हुनुभयो भने वाट डज द सोसाइटी एन्ड गभर्मेन्ट एन्ड युर क्लाइन्ट एक्सपेक्ट फ्रम यु, हो त्यो खालको आचरण हुनुलाई चाहिँ हामी इथिकल भनेर भन्छौँ. सो ए प्रोफेसनल सुड ह्याभ गुड इथिक्स एन्ड देन इन्टिग्रिटी. इन्टिग्रिटी भनेको चाहिँ निष्ठा, निष्ठा भनेको चाहिँ निस्वार्थता, कुनै पनि किसिमको स्वार्थ नभएको. कुनै स्वार्थ छ भने एउटै मात्रै स्वार्थ छ, निष्ठा भनेको प्रेम हो. प्रेम के प्रति, काम प्रतिको प्रेम छ. र त्योभन्दा बाहे बाहिर दायाँ बायाँ केही पनि छैन भने त्यसलाई हामी के भन्छौँ, इन्टिग्रिटी भनेर भन्छौँ, निष्ठा भनेर भन्छौँ इन्टिग्रिटीलाई चाहिँ. ए प्योर हार्टेड डिभोसन एन्ड लभ टुवर्ड्स द जब. इन्टिग्रिटी भनेको चाहिँ एकदमै पवित्र हृदयले भनेको, यो काम गरेर मैले धेरै पैसा कमाउँछु, यो काम गरेर मैले घुस खान्छु, यो काम गरेर मलाई व्यक्तिगत फाइदा हुन्छ, हुँदैन भने गर्दिनँ भन्ने खालको अपवित्र सोच र हृदय नभइकन एकदम प्योर हार्टेड ढङ्गले कामप्रति मात्रैको लगाव हुनु चाहिँ इन्टिग्रिटी हो. त्यसैले यो तिनवटा कुरा, अनेस्टी हुनु पर्यो, अनि इथिक्स हुनु पर्यो, इन्टिग्रिटी हुनु पर्यो प्रोफेसनल हुनलाई है. भेरी इम्पोर्टेन्ट थिङ अलिकति यो भएकोले तपाईँलाई एक्सप्लेन गरिरहेको छु मैले. अर्को चाहिँ रेस्पोन्सिबिलिटी एन्ड अकाउन्टेबिलिटी. तपाईँ डेफिनेटली जिम्मेवार हुनुपर्छ र उत्तरदायी हुनुपर्छ. ए प्रोफेसनल नेभर क्यान नेग्लेक्ट दि क्वाइरिज अफ स्टेक होल्डर्स. ए प्रोफेसनल नेभर क्यान इग्नोर दि क्वेसन्स आस्क्ड बाई स्टेक होल्डर्स. सरकारवालाले सोधेको प्रश्नको व्यवस्था गर्न पाइँदैन, गैर जिम्मेवार बन्न पाइँदैन. यु हेभ टु आन्सर किन यहाँ पैसा खर्च गरेको, यु सुड हेभ आन्सर. किन बी भन्ने ठाउँमा नगरेको, यु सुड हेभ आन्सर. यु सुड हेभ लजिक. किन यो निर्णय गरेको, यु सुड हेभ लजिक होइन. त्यसैले यु सुड बी रेस्पोन्सिबल. त्यो चाहिँ जहाँ पनि सरकारवालाले सोध्यो भने जवाफ दिनु पर्यो, पत्रकारले सोध्यो भने जवाफ दिनु पर्यो, माथिल्लो तहको हाकिमले सोध्यो जवाफ दिनु पर्यो, तालुक मन्त्रालयले सोध्यो दिनु पर्यो, अख्तियारले सोध्यो दिनु पर्यो होइन. त्योबाट पन्छिन पाइँदैन. त्यसैले ए प्रोफेसनल इज अलवेज अकाउन्टेबल इन इट्स ड्युटी, अलवेज रेस्पोन्सिबल इन इट्स ड्युटी. रेस्पोन्सिबिलिटी भनेको चाहिँ डुइङ रेस्पोन्स चाहिँ रेस्पोन्सिबिलिटी हो. अकाउन्टेबिलिटी चाहिँ आन्सरिङ द क्वाइरिज, क्वेसनहरूको जवाफ दिनु चाहिँ अकाउन्टेबिलिटी हो है. खालि तपाईँलाई रेस्पोन्सिबल हुन चाहिँ कुनै काम लगायो, समयमै काम सक्नुभयो, सेवाग्राही आएको थियो, धेरै कुराउनु भएन, उसलाई इमिडिएट रेस्पोन्स गरेर सेवा दिनुभयो, देन यु बिकेम ए रेस्पोन्सिबल अफिसर. ही ओर सी इज भेरी रेस्पोन्सिबल भन्दाखेरि लाए अराएको काम समयमै इमान्दारी साथ बिना ढिला सुस्ती उचित नतिजा निकालेर गर्छ, देन यु बिकेम रेस्पोन्सिबल. एन्ड बिइङ रेस्पोन्सिबल डज नट मिन बिइङ अकाउन्टेबल. अकाउन्टेबल भनेको चाहिँ अब त्यो कामको विषयमा प्रष्टीकरण दिनु, जवाफ दिनु, त्यो चाहिँ अकाउन्टेबिलिटी हो है. र त्यसको जस अफ जस लिनु. जापानको प्रधानमन्त्रीले राजीनामा दियो, एकचोटि दुईचोटि कतिचोटि हस्पिटल गएपछि अब उसले चाहिँ के भयो त भन्दाखेरि, मैले प्रधानमन्त्रीका रूपमा देशको सेवा काम गरिरहन सक्दिनँ, मलाई मेरो स्वास्थ्यले फुल टाइम खट्न दिँदैन, मेरो स्वास्थ्यको कारणले राज्यलाई बन्धक बनाउनु हुँदैन, त्यसैले हेल्थी मान्छे, यङ मान्छे चाहिँ प्राइम मिनिस्टर हुनुपर्छ भनेर ऊ अकाउन्टेबल भयो आफ्नो प्रति, त्यसपछि के गर्यो, रिजाइन गर्यो होइन। हो त्यो चाहिँ रेजिग्नेसनहरू सानो सानो कुरामा गरेका हुन्छन् कि, अरू अरू देशको हेऱ्यो भने चाहिँ एकदम स्मल कजेसमा चाहिँ मिनिस्टरहरूले रिजाइन गरिराखेका हुन्छन्। जस्तो अहिले चाहिँ हामी कहाँ मलको आकार भयो, मल आएन, मल ल्याउन सकेन भन्यो भने प्रोभाब्ली कुनै एउटा त्यस्तो डेभलप्ड पोलिटिकल कल्चर भएको देशमा हो भनेदेखि कृषि मन्त्रीले राजीनामा दिनुहुन्थ्यो होला, वा भनौँ न उदाहरण दिएको, फेरि मैले त्यो राजीनामा दिनुपर्छ भन्न खोजेको होइन। यो चाहिँ त्यो गर्ने भनेको के हो त भन्दाखेरि कतिको रेस्पोन्सिबल भइन्छ आफ्नो असफलताप्रति, मेरो कारणले गर्दा जनताले दुःख पाए, म भएको ठाउँमा यो त म त उनीहरूलाई सुख उनीहरूको सहजीकरण समस्या फुकाउन यहाँ बसेको, सकिनँ भनेर छोडिदिनु, अर्को सक्नेले आएर गर्छ भनेर छोडिदिनु चाहिँ द्याट्स अ काइन्ड अफ अकाउन्टेबिलिटी। तर त्यो मात्रै होइन, अब अकाउन्टेबिलिटीका त तपाईँले पढिसक्नु भएको छ न्युमरस आस्पेक्ट्स, एडमिनिस्ट्रेटिभ अकाउन्टेबिलिटी, फाइनान्सियल, लिगल, मोरल अकाउन्टेबिलिटी, पोलिटिकल अकाउन्टेबिलिटी, यी सबै कायम गर्ने टुलहरू फरक फरक हुन्छन्। इफ यु टक अबाउट पोलिटिकल अकाउन्टेबिलिटी, द्याट इज मेन्टेन थ्रु इलेक्सन, द्याट इज मेन्टेन थ्रु पार्लियामेन्ट्री हियरिङ, द्याट इज मेन्टेन थ्रु यो के भन्छ इम्पिचमेन्ट अथवा के भन्छ भोट अफ नो कन्फिडेन्स होइन, यिनीहरू मार्फत चाहिँ राजनीतिक उत्तरदायित्व कायम हुन्छ, प्रशासनिक सुपरभिजन होइन, मोनिटरिङ, रिपोर्टिङ सिस्टम, पर्फमेन्स अप्राइजल, यिनीहरू मार्फत प्रशासनिक अकाउन्टेबिलिटी कायम हुन्छ। लिगल चाहिँ कोर्ट एन्ड यो के लिगल प्रोसेस होइन, केसहरूको प्रोसेसबाट लिगल अकाउन्टेबिलिटी कायम हुन्छ। मोरल चाहिँ बाई आस्किङ युर हार्ट, मैले के गर्नुहुन्थ्यो के गर्नु हुँदैन थियो त्यहीँबाट सेल्फ अकाउन्टेबिलिटी हो मोरल अकाउन्टेबिलिटी भनेको। फाइनेन्सियल चाहिँ यो अकाउन्टिङ राख्नु, अडिट गर्नु, अनि त्यसको मितव्यय कुशल प्रभावकारी ढङ्गले खर्च गरेको इन्स्योर गर्नु, पारदर्शी ढङ्गले गर्नु, अडिटको प्रतिवेदन सार्वजनिक गर्नु। सो देयर आर न्युमरस अकाउन्टेबिलिटी होइन, वेज अफ मेन्टेनिङ अकाउन्टेबिलिटी। एनिवे ए प्रोफेसनलिजम मस्ट ह्याभ अकाउन्टेबिलिटी। अनि त्यसपछि सेल्फ रेगुलेसन भन्छ, सो अनुशासन, सो नियमन, सेल्फ रेगुलेसन, सेल्फ डिसिप्लिन, पङ्क्चुअलिटी, यस्ता खालका क्यारेक्टर पनि हुनुपर्छ। आत्म अनुशासन, आत्मनियमन, समयको परिपालना, जस्तो अघि माथि नै पनि भने मैले, सो आत्मनियमन भनेको चाहिँ आफैलाई आफैले नियमन गर्नु पर्यो। धेरै मान्छे आई क्लेम द्याट 99% प्लस मान्छे है, 1% चाहिँ छोडिदिउँ, तर 99% मान्छे चाहिँ दे अलवेज थिङ्क द्याट आई एम राइट। र उसलाई तपाईँले कमेन्ट गर्यो भने, उसलाई भएन भन्यो भने उसले के ठान्छ त भन्दा, जो कमेन्ट गर्ने हो, निगेटिभ कमेन्ट गर्ने वा सुझाव दिने, त्यो चाहिँ गलत हो, मै ठिक हो भन्छ। र उसलाई त्यो लाग्छ पनि त्यस्तै, ठिकै गरेको जस्तो पनि लाग्छ। त्यो किन त्यस्तो लाग्छ त भन्दा, दे आर नेभर क्रिटिकल एन्ड देन दे नेभर सेल्फ रेगुलेट, दे नेभर रिभ्यू देम सेल्फ है। कसैले तपाईँलाई नराम्रो भन्यो भने, कसैले तपाईँलाई आलोचना, नकारात्मक आलोचना गर्यो भनेदेखि, तपाईँ त्यत्तिकै त्योबाट दुखी हुने, रिसाउने, त्यो एग्रेसिभ रेस्पोन्स गर्ने गर्नु जरुरी छैन। इमिडिएटली यु हेभ टु थिङ्क ब्याक अबाउट युर सेल्फ, मेबी हियर सी इज राइट, के ऊ ठिक पनि त हुनसक्छ, मैले गरेको ठिक हो होइन भनेर आफैले आफैलाई एनालिसिस गर्ने, र त्यसपछि हो गल्ती छ भन्ने लाग्यो भनेदेखि गल्ती भएको कुरालाई स्वीकार्नमा हेजिटेसन नगर्ने र आफूलाई करेक्ट गरिहाल्ने, सही बाटोमा ल्याउने हो भने त्यसलाई चाहिँ सेल्फ रेगुलेसन भनेर भन्छ। सो तपाईँलाई कसैले सुपरभिजन गरेर अनुशासनको कारवाही गरेर हेरेर अनुगमन गरेर चाहिँ रेगुलेट गरिराख्नु जरुरी पर्दैन प्रोफेसनललाई। प्रोफेसनल जहिले पनि सेल्फ रेगुलेटेड हुन्छ र सेल्फ डिसिप्लिन हुन्छ, आत्म अनुशासित हुन्छ, स्वयं सो अनुशासित हुन्छ, यो हुनु पर्यो। र लास्ट एउटा चाहिँ अपियरेन्स एन्ड प्रोफेसनल प्रेजेन्स, अघि मैले भने नि लुक्स पनि, लुक्स भनेको के हो त भन्दा, अपियरेन्स भनेको इट इज नट अबाउट युर फेस, हाउ मच ब्युटिफुल, हाउ मच ह्यान्डसम यु डु लुक, बट हाउ यु प्रेजेन्ट युर लुक इट सेल्फ, के तपाईँले आफ्नो लुक्सलाई चाहिँ कस्तो प्रेजेन्ट गर्नुहुन्छ भन्ने कुरा चाहिँ अपियरेन्स हो। द्याट इन्क्लुड्स युर ड्रेस अप, that includes your cleanliness, tidiness, that includes your smiling face or very sad and then boring type of expression, haina yo sabai kura ko sum up chai tapai top dekhi bottom samma kasto dekhinu huncha एज ए फिजिकल्ली सिइङ एन्ड एज योर जेस्चर एक्सप्रेसन होइन यो हाउभाव हुन्छ नि यो समग्रमा तपाईँ कस्तो देखिनुहुन्छ द्याट इज अल्सो प्रोफेसनल क्यारेक्टरिस्टिक्स क्यारेक्टरिस्टिक्स अफ ए प्रोफेसन र फरक फरक प्रोफेसनले फरक फरकको अपियरेन्सको गेटअपको ड्रेसअपको होइन चाहिँ अपेक्षा गर्छ तपाईँ अब चाहिँ फिल्म खेल्न जाने हो भने मेबी यु सुड ह्याभ डिफ्रेन्ट काइन्ड अफ अपियरेन्स त्यस्तो खालको हुनुपर्छ होला त तपाईँ निजामतीमा आउने हो भने फरक हुनुपर्छ होला होइन कुनै मुभीमा डान्स गर्न जाँदै हुनुहुन्छ तपाईँ भनेदेखि रातो सुट लगाएर गए भयो होइन देन द्याट द्याट फिट्स देयर अनि टेलिभिजनको कुनै रियालिटी सोमा जानुभयो भने एकदम रङ्गी चङ्गी कपडा लगाएर कुर्ता लगाएर जानुहुन्छ होला तर अब निजामती सेवामा आइसकेपछि चाहिँ यु सुड बी फेरि के सोबर हुनु पऱ्यो होला जेन्टल लुकिङ हुनु पऱ्यो होला होइन त्यसैले त्यो त्यो प्रोफेसनलले डिमान्ड गर्छ कस्तो हुनुपर्छ भन्ने कुरा एटलिस्ट वाइल यु विल बी इन चेयर वाइल यु विल बी एट अफिस तर यसको मतलब तपाईँ पब्लिक अथोरिटी हो भन्दैमा प्राइभेट लाइफ हुँदैन फेरि भन्ने हुँदैन तपाईँ अफिस टाइम भन्दा बाहिर र अफिस प्रिमिसेस भन्दा बाहिर अब न्यूनतम आचरण चाहिँ हुन्छन् त्यो आचरणको त पालना गर्नु पर्यो तपाईँले सार्वजनिक मान्छे भएपछि तर त्योभन्दा बाहेक फेरि पर्सनल लाइफ चाहिँ यु क्यान लिभ फ्रिली बट एभ्री प्रोफेसनल पोजिसन एक्सपेक्ट्स फर ए काइन्ड अफ स्पेसिफिक अपियरेन्सेस एन्ड प्रोफेसनल प्रेजेन्स व्यावसायिक उपस्थिति त्यसले चाहिँ अपेक्षा गर्छ सो दिज आर द क्यारेक्टरिस्टिक्स यो अलिकति व्यावसायिकता बुझाउनलाई तपाईँलाई आफू पनि व्यावसायिक बन्नुहोस् भनेर अलिक डिटेलमा मैले भने Now, what is discipline? यो अनुशासन चाहिँ के हो त भन्दाखेरि अनुशासनलाई चाहिँ हामी के भन्छौँ त भन्दा यो कुनै पनि व्यक्तिले सङ्गठनको नियम कार्यविधि र त्यसको पेसागत वा व्यावसायिक मूल्य मान्यता आचरण आदिको परिपालना गरेको अवस्थालाई हामी अनुशासन भन्छौँ इट इज ए स्टेट अफ compliance of the rules procedures standard values and norms of a profession in an organization sangathan ma nischit pesa ko byabsay ko tele apekshit garne ain niyam kanun karyavidhi mulle manyata dharana byabhar acharan tesko palana gareko awastha chai ke ho anushasan ho or it is about confining a professional within the standard values, norms, and procedures or rules of an organization. Kune sangathan ko niyam, mapdanda, prakriya, mulle, dharana, bhanum na, tesma karmachari lai badheko avastha, tesko paripalana garaeko avastha lai hami chai anusasan bhanera bhancham. Athawa, simply ke bhanna sakinchha ta bhanda, it is a kind of practice in a profession, It is a kind of practice in an organization that makes people obey the rules and standard of behavior. And if they disobey that or if they do not comply that, they will be punished. Yo chai kunai pani sangathan ma, kunai pani pesa ma, kunai pani byabsay ma, त्यसले अपेक्षा गर्ने वा त्यसका अपेक्षित व्यवहारहरू त्यसका अपेक्षित नियमहरू त्यसका अपेक्षित मूल्य मान्यताहरूको परिपालना गराउने अभ्यास हो अनुशासन भनेको गराउने विधि हो पद्धति हो अनुशासन भनेको एन्ड देन नन कम्प्लायन्स अफ दोज डिसिप्लिनरी क्यारेक्टरिस्टिक्स इज पनिसेबल त्यसको गैर अवज्ञा चाहिँ दण्डनीय हुन्छ है सिम्पल भन्दाखेरि अनुशासन भनेको के पनि हो त भन्दा इट इज ए प्रेस्क्राइब्ड कन्डक्ट अर प्याटर्न अफ बिहेभियर यो चाहिँ निश्चित व्यवहारको यो स्वरूप अथवा यो निश्चित व्यवहारको तोकिएको स्वरूप वा तोकिएको चाहिँ भनौँ न विशेषता भनौँ कुनै पेसासँग सम्बन्धित व्यवहारको है निश्चित पेसासँग सम्बन्धित व्यवहारको तोकिएको स्वरूप वा तोकिएको चाहिँ आचरण भनौँ न कन्डक्ट त्यसको परिपालना त्यसलाई चाहिँ हामी अनुशासन भनेर भन्छौँ निश्चित व्यवहारको तोकिएको हुन्छ र त्यसको उसले कम्प्लायन्स गरेको अवस्था छ अथवा त्यसको उसले अनुसरण गरेको अवस्था छ भने त्यो चाहिँ अनुशासन हो। यो भने के हो त भन्दा अघि भने नि प्रोफेसनल कर्मचारी बिहान टाइममा पुग्छ, दिनभरि कार्यालयमा बस्छ, सेवाग्राहीसँग असल व्यवहार गर्छ, मुस्कानसहित सेवा दिन्छ होइन, र त्यसपछि गएर ऊ जहिले पनि मोटिभेटेड हुन्छ आदि इत्यादि, रिजल्ट चाहिँ क्वालिटीको निकाल्न सक्छ, रिलायबल हुन्छ, कमिटेड हुन्छ, अकाउन्टेबल रेस्पोन्सिबल हुन्छ भनिरहँदाखेरि हो ती जुन क्यारेक्टरिस्टिक्स हुन् ती सबैको पालना गरे गर्यो कसैले भने त्यो अनुशासित पनि स्वयं भइहाल्यो। त्यसैले अनुशासन भनेको चाहिँ कुनै पनि व्यवसायले अपेक्षा गर्ने वा कुनै पनि व्यवसायको अपेक्षित मूल्य, व्यवहार, नियम, ऐन कानुन, अनि त्यसपछि गएर आचरण अथवा त्यसको विश्वास भनौँ न मान्यता आदिको पालना गरेको अवस्था चाहिँ के हो अनुशासन हो भनेर हामीले बुझ्नुपर्ने। व्यावसायिकतालाई अनुशासनको पूर्व शर्त मान्न सकिन्छ, व्यावसायिक भयो भने अनुशासित हुन्छ, अनुशासनले व्यक्तिलाई व्यावसायिक बनाउँछ र व्यावसायिकता डेफिनेटली अनुशासनको पूर्व शर्त नभनौ व्यावसायिकताले चाहिँ व्यक्तिलाई अनुशासित बनाउन पनि सिकाउँछ। त्यसैले पूर्व शर्त भन्यो भने व्यावसायिकता बेगर अनुशासन हुँदैन भन्ने पनि होइन। अनुशासन समटाइम क्यान बी विदाउट प्रोफेसनलिजम, ए डिसिप्लिन इम्प्लोय नट नेसेसरिली डेलिभर्स गुड रिजल्ट है। व्यवसायिक हुन रिजल्ट दिनै पर्छ, तर चाहिँ अनुशासित हुनलाई रिजल्ट नदिँदा पनि हुन्छ। कोही मान्छे एकदम अनुशासित हुन्छ तर मेखो मार्दैन, केही पनि काम गर्दैन, त्यस्तो हुन पनि सक्छ। त्यसैले व्यावसायिकता अनुशासनको पूर्व शर्त भन्न सकिन्न, व्यावसायिकताको पूर्व शर्त अनुशासन चाहिँ भन्न सकिन्छ है। मान्छे अनुशासित भयो र पर्फर्म पनि गर्यो भनेदेखि ऊ चाहिँ व्यावसायिक हुन सक्छ, यसरी हामीले हेर्न सक्छौँ अनुशासनलाई चाहिँ होइन। र मैले भनिहालेँ ब्रिचिङ अफ डिसिप्लिन चाहिँ पनिसेबल हुन्छ भनेर। अब यो डिसिप्लिनसँग सम्बन्धित केही मुद्दाहरू हुन्छन् भनेको केही विषयहरू हुन्छन्, अनुशासनसँग सम्बन्धित चाहिँ विषयहरू हुन्छन्, अथवा अनुशासन भनेको कम्प्लायन्स अफ कन्डक्ट एन्ड बिहेभियर हो नि त होइन। भनेपछि त्यो कम्प्लायन्ससँग सम्बन्धित अथवा अनुशासनका ती जुन क्यारेक्टरिस्टिक्सहरू हुन्, मूल्य मान्यताहरू हुन्, तिनीहरू खास गरिकन दुईटा प्रकृतिका तिनीहरूसँग सम्बन्धित इस्यु हुन्छन् के, अथवा इस्यु रिलेटेड टु इम्प्लोय डिसिप्लिन, कर्मचारीको अनुशासनसँग सम्बन्धित मुद्दाहरू, सम्बन्धित विषयहरू भन्यो भनेदेखि चाहिँ मामिलाहरू भन्यो भने चाहिँ एउटा चाहिँ कम्प्लायन्स इस्यु हुन्छ, परिपालना सम्बन्धी जे जे पालना गर्नुपर्ने हो त्यो पालना गर्यो वा गरेन भन्ने विषय। अर्को चाहिँ बिहेभियरल इस्यु हुन्छ, व्यवहार सम्बन्धी, उसको व्यवहार सम्बन्धी। कम्प्लायन्स भन्ने बित्तिकै ऐन कानुन नियमको कुरा हो कम्प्लायन्स गर्ने, व्यवहार चाहिँ त्यसको परिपालना गरेर हाउ एन इन्डिभिजुअल एक्जिबिट हिम ओर हर सेल्फ, आफैले आफैलाई कसरी प्रदर्शन गर्छ, आफूले आफैलाई कसरी एक्सपोज गर्छ, देखाउँछ, त्यो चाहिँ व्यवहारको पाटो हो। त्यसैले अनुशासनसँग सम्बन्धित विषयहरू दुईटा प्रकृतिका हुन्छन्, एउटा चाहिँ परिपालनासँग सम्बन्धित विषय हुन्छ, अर्को चाहिँ केसँग सम्बन्धित हुन्छ त भन्दा व्यवहारमा देखाउनेसँग सम्बन्धित विषय, व्यवहारसँग सम्बन्धित विषय हुन्छ। त्यसैले कम्प्लायन्स इस्युमा के पर्छन् त, अनुशासन कायम गर्नसँग सम्बन्धित कम्प्लायन्स परिपालनासँग सम्बन्धित विषयहरू चाहिँ के हुन्छन् त भन्दाखेरि, जस्तो उदाहरणका लागि चाहिँ प्रोभाइडिङ रङ इन्फर्मेसन, गलत सूचना प्रभाव के अरे प्रवाह गर्यो भने, गलत सूचना दियो भने त्यो अनुशासनहीनता हो है। त्यसले के गर्छ त्यो चाहिँ अनु के भन्छ सूचनाको हक सम्बन्धी ऐनको ब्रिच गर्यो, त्यसको उल्लङ्घन गर्यो, अब त्यो पनिसेबल हुन्छ। गलत सूचना दिएपछि यति यति सजाय हुने भनेर सूचनाको हक सम्बन्धी ऐनले भनेको छ। त्यसैले यो अनुशासनको बेसिक एजुम्सन के हो त भन्दाखेरि गलत सूचना दिनु हुँदैन, सान्दर्भिक र पूर्ण सूचना दिनुपर्छ, सत्य सूचना दिनुपर्छ भन्ने हो। त्यो दिनु सत्य सान्दर्भिक र पूर्ण सूचना दिनु अनुशासनमा बस्नु हो, तर आफ्नो त्यसै त गलत सूचना दिइन्न, यदा कदा मान्छेले नजानेर देला, त्यो अनइन्टेन्सनल यो इरर चाहिँ के हुन्छ त भन्दा क्षम्य हुनसक्छ, तर गलत सूचना फन किन दिइन्छ इन्टेन्सनल्ली दिइन्छ, आफूलाई व्यक्तिगत लाभ लिनका लागि होला, स्रोत अधिकारको दुरुपयोग गर्नका लागि होला, कसलाई कसैलाई अनायस दुःख दिनका लागि होला, होइन? भनेपछि त्यो गलत सूचना दिने एउटा कम्प्लायन्सको इस्यु हो, नन कम्प्लायन्स अथवा कम्प्लायन्सको इस्यु हो, कम्प्लायन्सलाई ब्रिज गरेको, परिपालना पालना गर्नुपर्ने कुरालाई पालना नगरेको। अर्को चाहिँ आचार संहिताको उल्लङ्घन गर्नु है, त्यो पनि कम्प्लायन्स इस्यु। आचार संहिता तोकेकै छ, आचार संहिता भनेको रिटर्न फिक्स्ड आइडेन्टिफाइड डिफाइन हुन्छ जहिले पनि हो, त्यो भनेको छ नो स्मोकिङ इन द अफिस के भन्छ प्रिमिसेस भनेर लेखाएको छ, तर चुरोट खाइराखेको छ होइन। अनि त्यसपछि गएर चाहिँ बी पङ्क्चुअल भनेर ऐनले भनेको छ, नट लेस देन यो 15 मिनट्स इन अ मन्थ ओर समथिङ के भनेको छ, त्योभन्दा बढी चाहिँ कार्यालय जाँदा ढिलो हुनु हुँदैन भनेको छ, तर जहिले 11 बजे पुग्छ भनेपछि त्यो के हो त भन्दा जानी जानी तोकिएको आचार संहिताको उल्लङ्घन गर्नु, त्यो पनि कम्प्लायन्स इस्यु अफ डिसिप्लिन हो, त्यो पालना नगर्ने त्यसको उल्लङ्घन गर्ने इस्यु भयो होइन, कम्प्लायन्स गर्नुपर्ने नगरेको इस्यु भयो है। अर्को चाहिँ सङ्गठनका नीति कार्यक्रम प्राथमिकता यसको उल्लङ्घन गर्नु, त्यसको फलो नै नगर्नु, एउटा नीति छ अर्कै काम गरिदिने, प्राथमिकता एकातिर छ अर्कैतिर काम गरिदिने होइन, ऐन नियमहरू एक छन् तिनीहरूलाई फलो नगरिकन काम गर्ने, त्यो पनि कम्प्लायन्स इस्यु अफ डिसिप्लिन हो होइन, अथवा अनुशासनको परिपालनासँग सम्बन्धित मुद्दा हो त्यो भनेदेखि। अर्को चाहिँ नन एडरेन्स अफ वर्क प्लेस सेफ्टी भन्छ, सेफ्टी इन्स्ट्रक्सन भन्छ, कार्यस्थलमा सुरक्षाका लागि राखिएका सूचनाहरू, राखिएका यो इन्स्ट्रक्सनहरूको निर्देशनहरूको पालना नगर्नु। जस्तो अघि मैले भने नि स्मोकिङ एट अफिस, कुनै एकदम सेन्सिटिभ छ होला आगोको हिसाबले, त्यो ठाउँमा चुरोट खाइराखेको छ होला, अथवा तपाईँलाई यो एकदम हाई रिस्क भएको हाजार्ड भएको ठाउँमा काम गरिरहनु भएको छ, त्यसैले तपाईँले चाहिँ यो चेस्ट प्रोटेक्टर लगाउनु पर्छ है, यो जस्तो एकछिनका लागि हस्पिटलमा तपाईँ एक्सरे गर्ने ठाउँमा काम गर्नुहुन्छ भने मेबी त्यो एक्सरेको रेहरूले मे एफेक्ट युर चेस्ट भनेर चेस्ट गार्ड लगाउनु पर्छ भनेको छ, तर लगाइदिँदैन। अब अहिले नै भनौँ न मास्क नलगाइ हुँदैन है भनेको छ, बट दे अलवेज पुट द मास्क अफ एन्ड टक विथ पिपुल, एकदम फुलिस कुरा हामी के गर्छौँ त भन्दा नबोलुन्जेल मास्क लगाउँछौँ, मान्छे नजिक नआउन्जेल मास्क लगाउँछौँ, बाटोमा कोही मान्छे भेट्यो भने स्वाट तल झार्छौँ होइन, अनि त्यसपछि अनुहार देखाएर बोल्न थाल्छौँ, मिटिङमा पनि जान्छौँ अनि त्यसपछि मास्क लगाइरहेको हुन्छ सबैले, बोल्ने पालो आएपछि अनि मास्क लगाउँछौँ। यु आर भेरी वेल नोन, एउटा 4 वर्षको बच्चालाई पनि अहिले थाहा भइसकेको छ कि COVID is transmitted through droplets that we throw when we speak, होइन, तपाईँ ड्रपलेटबाट चाहिँ ट्रान्सलेट हुन्छ, त्यो सर्छ अर्कोमा भन्ने थाहा भइसकेपछि बोल जब बोलिन्छ बोल्दाखेरि सर्ने हो है, त्यत्तिकै त सर्दैन, एउटा मान्छे नजिक हुने बित्तिकै 100 मिटर भन्दा के अरे एक के भन्छ मिटरभन्दा नजिक हुने बित्तिकै त्यत्तिकै सर्ने भन्ने त हुँदैन, तर के हो त भन्दाखेरि उसबाट ड्रपलेट पास भयो भने सर्ने हुन्छ, त्यो हामी सबैलाई थाहा छ, तर के गर्छौँ हामी बोल्ने बेलामा चाहिँ मास्क सिक्छौँ, अनि एक्लै भएपछि मास्क लगाउँछौँ, मान्छे नजिकै आएपछि मास्क सिक्छौँ होइन, अनि मान्छे गएपछि फेरि मास्क माथि सार्छौँ, तल माथि गर्छौँ नि हो। यो चाहिँ के हो त भन्दा यो सेफ्टीको इन्स्ट्रक्सनको पालना भयो भने, यो त जताततै भनेको छ, लेखिएको छ, अहिले विज्ञापनमा आएको छ होइन, हो यो चाहिँ के हो भन्दाखेरि कम्प्लायन्स इस्यु अफ यो चाहिँ डिसिप्लिन, त्यो डिसिप्लिनको परिपालना गर्नुपर्ने कुरा पालना नगरेको। त्यस्तै गरिकन यो कम्पनीका कुनै चिज वस्तुहरूको चोरी गर्नु होइन, फ्रड गर्नु, जालसाजी, कसै कसैले जस्तो अहिले चाहिँ इलेक्ट्रिक हाजिरी छ, समयमा आउन सकिँदैन, त्यो भएर बरु बिगारिदिउँ भनेर सुरु सुरुमा पानी हालेर खोइ के गरेर तार झिकेर होइन, त्यो के भयो त भन्दाखेरि फ्रड भयो, त्यहाँ गरेको फ्रड भयो है। अनि त्यसपछि गएर यो थेफ्ट भनेको चाहिँ के हुन्छ त भन्दा कहिलेकाहीँ अफिसको मटेरियलहरू होइन, अफिसको इक्विपमेन्टहरू मान्छेले के गर्छ चोरी गरेर लान पनि सक्छ होइन, चोरी गरेर लान पनि सक्छ। हाम्रो सिंहदरबारभित्र एकचोटि के भयो भने एकजना यो सबैभन्दा केन्द्रको ठुलो अड्डाको एकजना चाहिँ उपसचिव स्तरको कर्मचारीलाई गेटमा बेलुका घर जाँदै गर्दाखेरि गेटमा प्रहरीले समात्यो, केही सामानहरू कम्प्युटरको पार्ट सार्ट यस्तो चाहिँ लिएर गइराखेको भेट्यो, पछि के गरेर बल्ल तल्ल मिलाउनु त मिलायो, जागिर त जोगियो, तर मान्छेको त्यो मेन्टालिटी हुनसक्छ वर्क प्लेसबाट चाहिँ अथवा कार्यालयबाट चाहिँ थेफ्ट गर्ने पनि हुनसक्छ, त्यो पनि एउटा कम्प्लायन्स इस्यु अफ डिसिप्लिन होइन, त्यसको पालना, कुन मेरो सामान कुन अर्काको सामान होइन, अनि पब्लिक सामान चाहिँ मैले युज गर्नु हुँदैन भन्ने कुराको ज्ञान नहुनु र त्यसको दुरुपयोग गर्नु, त्यसलाई पनि हामी चाहिँ यो कम्प्लायन्स इस्यु अफ डिसिप्लिन अथवा अनुशासनको परिपालनासँग सम्बन्धित चाहिँ के भन्छौँ इस्यु भन्छौँ। र कहिलेकाहीँ के गर्छ भनेदेखि मान्छेले जागिर छोडिदिन्छ, है डिसिप्लिन यति इम्पोर्टेन्ट हुन्छ, तपाईँलाई छोडे छोडोस् नि त अर्कोले जागिर पाउँछ भन्ने हुन्छ, तर त्यस्तो हुँदैन, उसमा लगानी गरेको हुन्छ, ऐनले तोकेको हुन्छ, यति वर्ष काम नगरिकन बोन्डिङ गरेका हुन्छ, छोड्न पाउँदैन, छोड्दाखेरि यति समय अगाडि जानकारी दिनुपर्छ, रेजिग्नेसन दिनुपर्छ, त्यसैले रिजाइन नै नगरिकन जागिर छोडिदिने, त्यो पनि धेरै कम्पनीहरूमा त्यस्तो खालको समस्या हुन्छ, अनि त्यसले गर्दा उसँगको दायित्व फरफार गर्न पाइँदैन, अनि उसमाथि गरेको लगानी खेर जान्छ, अनि उसँग गाँसिएका सूचनाहरू सङ्गठनको मेमोरीहरू हुन्छ तिनीहरू चाहिँ ध्वस्त नष्ट हुन्छन्, त्यो पनि गैर अनुशासनको कुरा हो भनेदेखि यो धेरैले के पनि गर्छन् भने फल्स मेडिकल ट्राभल एन्ड एक्सपेन्स क्लेम के। अब तपाईँले मानिलिउँ मेडिकल सुविधा पाउनुहुने हुन्छ होइन, गलत खालको स्वास्थ्य सुविधा, तपाईँले उपचारै गरेको हुँदैन बिल बनाएर, अथवा तपाईँले 500 उपचार गरे हुन्छ त्यहाँ त्यो क्लिनिकसँग मागेर चाहिँ अनि के गर्नुहुन्छ 5,000 बिल पेस गर्नुहुन्छ, अनि ट्राभल चाहिँ तपाईँले गाडीबाट गइरहनु भएको हुन्छ वा अनि प्लेनको टिकट पेस गर्नुहुन्छ वा तपाईँ जाँदै जानुहुन्न यहीँ बसी बसी पेस गर्नुहुन्छ होइन, अनि त्यस्तै गरिकन तपाईँले खर्च गरेको कुनै तालिम चलाउन जानु भएको छ है, अब तपाईँले खाजा खुवाउनु भएन, बिस्कुट र चिया खुवाउनु भयो अनि त्यसलाई खाजा भनेर 10 रुपियाँ प्रति व्यक्ति, अहिले त 10 रुपियाँमा के हुन्छ र 50 रुपियाँ खर्च गर्नु होला, अब खाजाको लिमिटेसन 350 रुपियाँसम्मको खुवाउन सक्ने भनेर निर्णय गराउनु भएको छ भने 350 खाजा खुवाएर अनि त्यही चिया बिस्कुट खुवाएकोमा 350 बिल बनाएर ल्याएर पेस गर्नुहुन्छ भने चाहिँ त्यो के हो त भन्दा नन कम्प्लायन्स इस्यु अफ डिसिप्लिन हो, अनुशासनको गैर पालनासँग सम्बन्धित यस्तो खालका डिसिप्लिनको नन कम्प्लायन्स इस्यु हो। तर अब बिहेभियरको इस्यु चाहिँ के हुन्छ भने व्यवहारसँग सम्बन्धित मामिलाहरू, अनुशासन उल्लङ्घनका व्यवहारसँग, व्यक्तिको व्यवहारसँग सम्बन्धित मामिलाहरू चाहिँ के हुन्छ त भन्दाखेरि कर्मचारीहरूसँग मिसकन्डक्ट गर्ने, कार्यस्थलमा कर्मचारीहरूसँग खराब व्यवहार गर्ने, झगडा गर्ने होइन, अर्काको कुरा काट्ने अथवा अर्कालाई हानि नोक्सानी पुर्याउन खोज्ने, बोलचालै बन्द गर्ने, यस्तो खालको हुन्छ नि मिसकन्डक्ट चाहिँ यो कर्मचारीसँग, र कहिलेकाहीँ कर्मचारीसँग मात्रै हुँदैन सिनियरहरूसँग पनि गरिरहेको हुन्छ, तल्लो तहको कर्मचारीले एकदम अरूले उचाल्छन् पनि, अनि हाकिमलाई आज मैले यसरी थर्काएँ नि भन्ने सिसा फुटाउने, गएर ठुलो कुरा गर्ने, मर्यादामा नबस्ने होइन, उस्तै परे कति ठाउँमा हात छोडेको पनि रेकर्डहरू छ है, हो त्यो चाहिँ के हो त भन्दा बिहेभियरसँग सम्बन्धित डिसिप्लिनको म्याटर हो, त्यो चाहिँ अनुशासनको व्यवहारसँग सम्बन्धित इस्यु हो, एजेन्डा हो, त्यस्तो खालको पनि हुनसक्छ मिसकन्डक्ट, मिसबिहेभियर टु द सिनियर एन्ड को वर्कर्स, कहिलेकाहीँ सबअर्डिनेटप्रति पनि मिसबिहेभियर हुनसक्छ, त्यो हुनसक्छ होइन, अनि अर्को चाहिँ यो कामको लेट रिपोर्टिङ गर्ने, आफूले गर्नुपर्ने त्यो व्यवहार हो कि मान्छेको, ए होला पछि गर्दै गरौँला न, ए भरे गरौँला भोलि गरौँला नगरेर के हुन्छ र भन्ने हुन्छ नि, लेट रिपोर्टिङ गर्ने, अनि अर्को के पनि गर्ने त भन्दा मिटिङमा जहिले पनि ढिलो जाने हुनसक्छ नि, यो एटिच्युड हो मान्छेको, बिहेभियर हो। अर्को चाहिँ कुनै जानकारी नदिकन बारम्बार बिदा बस्दिने है, अफिसै नआइदिने अनि खबर पनि नगर्ने कार्यालयमा होइन, बारम्बार एब्सेन्ट बस्ने जानकारी नदिकन, त्यो पनि व्यक्तिको एटिच्युड बिहेभियर हो त्यो होइन, अनि त्यस्तै गरिकन रान्तिक क्रियाकलापमा संलग्न हुने र गैर सामाजिक क्रियाकलापहरूमा संलग्न हुने यो कर्मचारी भएर सार्वजनिक अधिकारी भएर, त्यो पनि बिहेभियर हो उसको होइन, बिहेभियरसँग सम्बन्धित हो। अर्को चाहिँ दिएको काम कहिले पनि पुरा नगर्ने, समयमा कहिले पुरा गर्दै नगर्ने, हुन्छ हुन्छ भन्ने गर्छु भन्ने तर नगर्ने, त्यो पनि व्यक्तिको एकदमै नेग्लिजेन्ट बिहेभियर अन्तर्गतै पर्छ होइन। अर्को चाहिँ हाजिरै नगरिदिने होइन, नन एटेन्डेन्स, यो हाजिर नगर्ने, अनि अर्को चाहिँ अहिले पछिल्लो समयमा चाहिँ अफिसमा धेरै समय सोसल मिडियामा र अनरिलेटेड वेबसाइटमा टाइम बिताउने, त्यो व्यक्तिको आदत हुन्छ, त्यो आचरण के अरे व्यवहार हो, त्यो उसको एटिट्युडिसनल प्रब्लम हो, त्यो आदत जन्ने समस्या हो उसको चाहिँ, तर त्यो अनुशासनहीनता हो। कार्यालय समयभित्र तपाईँले यो सोसल मिडिया वास्तवमा पर्सनल उसको लागि सोसल मिडिया चलाउनु हुँदैन सामान्यतया होइन भन्ने हो, अनि त्यसपछि गएर आफ्नो कामसँग सम्बन्धित वेबसाइटहरूको प्रयोग गर्नु त जरुरी ठिकै हो, तर धेरै कार्यालयहरूमा तपाईँ चाहिँ मान्छे युट्युब हेरेर बसिरहेका पनि भेटिन्छन्, गीत सुनेर बसिरहेको भेटिन्छन्, धेरै जस्तो अलिक बुढाबुढा खाडाकोमा गयो भने माथिल्लो लेभलका मान्छेहरूमा गयो भनेदेखि चाहिँ यो धार्मिक च्यानल च्यानल हेरेर बसिरहेका पनि भेटिन्छन्, अलि यङतिर गयो भने अब रियालिटी सोहरू हेरेको भेटिएला होइन, यस्तो एनिवे भेरियस खालको यो आइटीको दुरुपयोग गर्नु त्यो पनि बिहेभियरसँग सम्बन्धित हो होइन। अनि यो अर्को एउटा चाहिँ सेक्सुअल हेरेसमेन्ट भन्छ, वर्क प्लेस सेक्सुअल हेरेसमेन्ट, यो सेक्सुअल हेरेसमेन्ट मात्रै होइन, अर्को चाहिँ यो के हुन्छ भने जेन्डर बेस्ड हेरेसमेन्टहरू वा अरू कुनै पनि वर्क प्लेस हेरेसमेन्टको एउटा सेक्सुअल होला, अर्को जेन्डर बेस्ड होला, कास्ट बेस्ड इथनिक हेरेसमेन्ट हुनसक्छ, लिङ्ग्विस्टिक हुनसक्छ, वा चाहिँ तपाईँको रिलिजियस हुनसक्छ, रिजनल हुनसक्छ, यस्ता खालका वर्क प्लेस हेरेसमेन्ट, तर धेरै चर्चामा आउने र धेरै इस्यु बन्ने चाहिँ सेक्सुअल हेरेसमेन्ट हो होइन, कुनै एउटा कर्मचारीले अर्को कर्मचारीमाथि गरेको यो यौनजन्य दुर्व्यवहार भन्छ नि। सो यी चाहिँ फेरि त्यो यी यौनजन्य वा अरू कुनै किसिमको दुर्व्यवहार पनि त्यो आचरण र व्यवहारसँग सम्बन्धित विषयहरू हुन्, यसरी यी बिहेभियरल इस्यु र चाहिँ कम्प्लायन्स इस्यु गरेर दुई किसिमका के हुन्छन् त भन्दा डिसिप्लिनसँग सम्बन्धित इस्युहरू हुन्छन्। यी अघि भनेका सबै बिहेभियरल र कम्प्लायन्स इस्युको ब्रिच गर्नु इन्डिसिप्लिन्ड हुनु, त्यसको पालना गर्नु चाहिँ डिसिप्लिन हुनु हो है, यहाँ अनुशासित हुनु हो। अब अनुशासनले के गर्छ त भन्दा सङ्गठनमा कर्मचारी बिच असल सम्बन्ध कायम गर्छ, कामलाई व्यवस्थित बनाउँछ र कामको प्रभावकारिता नतिजा अभिवृद्धि गर्छ, कर्मचारीहरूलाई उत्तरदायी अथवा जिम्मेवार बनाउँछ होइन, अनि त्यसपछि कर्मचारीहरूमा टोलरेन्स भन्छ, स्पिरिट अफ टोलरेन्स, सहनशीलता र चाहिँ डिजायर टु एडजस्टमेन्ट भन्छ, मिलेर बस्ने अभिलाषा विकास गर्न सक गराउँछ। कहिलेकाहीँ अनुशासनमा बस्दा एकदम अस्पट अस्पट अस्पट फिट हुनै गाह्रो हुन्छ, तर त्यो अनुशासनको फ्रेमभित्र लङ टर्म गएपछि चाहिँ आफ्ना धेरै कुराहरू हामी एडजस्ट गर्दै गर्दै जान्छौँ, त्यसैले एडजस्टमेन्ट गर्न सक्ने क्षमताको विकास पनि गर्छ यसले होइन। अनि अर्को चाहिँ अनुशासनले के पनि गर्छ त भन्दाखेरि सङ्गठनमा काममा दोहोरोपना अनि त्यसपछि स्रोत साधनको वेस्टेज र काममा ढिला सुस्ती यसलाई पनि कम गरिदिन्छ, अनि त्यस्तै गरिकन सुपरिवेक्षक अथवा व्यवस्थापक र कर्मचारीहरू बिचको असल र कार्यगत सम्बन्ध स्थापित गर्छ है, र अर्गनाइजेसनको छविलाई सुधार गरिदिन्छ, दि गुडविल अफ ओर द इमेज अफ अर्गनाइजेसन चाहिँ के गर्छ बढावा गरिदिन्छ। अनि यो सँगसँगै अनुशासनले इन्डिभिजुअलको पर्सनालिटी बिल्डअप पनि गरिदिन्छ है, कोही पनि मान्छे अनुशासित छ भने हि ओर सी विल ह्याभ गुड पर्सनालिटी, एभ्रीबडी एप्रिसिएट, अनि त्यसपछि समाजमा उसको इज्जत प्रतिष्ठा हुन्छ। त्यसैले फलोइङ डिसिप्लिन मिन्स मेकिङ योर पर्सनालिटी अल्सो, त्यसलाई पनि यसले के गर्छ मद्दत गर्छ, यस्ता खालका चाहिँ फाइदाहरू वा उद्देश्यहरू हुन्छन् भनेर हामीले भन्न सक्छौँ। अब डिसिप्लिन चाहिँ खास गरिकन पाँच किसिमका हुँदो रहेछन् है, पाँच प्रकारका अनुशासन अथवा अनुशासन कायम गर्ने उपायहरू भनौँ न, अथवा अनुशासनका मेजरहरूको प्रकृति भनौँ, अनुशासनका उपायका प्रकृतिहरू सिम्पली अनुशासनका प्रकारहरू पाँचवटा हुँदो रहेछन्। एउटा त पोजिटिभ डिसिप्लिन, ए प्रोसेस अफ मेन्टेनिङ डिसिप्लिन इन अर्गनाइजेसन थ्रु पोजिटिभ मिन्स, सकारात्मक माध्यमबाट सङ्गठनमा के गर्ने अनुशासन कायम गर्ने, त्यो भनेको के हो त भन्दा अनुशासन कसरी कायम हुन्छ, म्युचुअल ट्रस्ट, इफ यु ट्रस्ट समबडी देन दे स्टार्ट टु ट्रस्टिङ यु ब्याक एन्ड देन दे विल फलो द डिसिप्लिन, डिसिप्लिन भनेको उसको आचरण यो गर्नुपर्ने भन्ने व्यवहार त्यो सबै गर्छ। त्यसैले तपाईँले एकदमै खराब मान्छेलाई पनि एकदमै ट्रस्ट गर्नुभयो भने तपाईँप्रति त्यो खराब कहिले पनि हुँदैन है, त्यसैले म्युचुअल ट्रस्ट चाहिन्छ अनुशासित हुन। जब तपाईँले मिस्ट्रस्ट गर्न थाल्नुहुन्छ अनुशासन उल्लङ्घन, आखिर यसले मलाई मिस्ट्रस्ट गर्छ भने मैले उसलाई किन ट्रस्ट गर्नु पर्यो र भन्ने हुन्छ, त्यसैले म्युचुअल ट्रस्ट गर्नु त्यो पोजिटिभ डिसिप्लिन हो, सकारात्मक विश्वासद्वारा अनुशासनमा ल्याउने होइन, कमन पर्पस, अब दुइटैको साझा उद्देश्य भयो भने पनि त्यहाँ स्वत अनुशासन कायम हुन्छ, किन अनुशासित भएर काम गऱ्यो भने आफ्नो पनि उद्देश्य प्राप्त हुने भयो अर्काको पनि। त्यसैले विदिन अर्गनाइजेसन इफ वी क्रिएट साझा उद्देश्य द्याट अल्सो इन्हान्सेस डिसिप्लिन। साझा उद्देश्य भनेको सङ्गठनको उद्देश्यसँग व्यक्तिको उद्देश्यलाई मिलाउनु पर्यो अनि साझा हुन्छ होइन। अनि सपोर्ट, अब इम्प्लोइलाई एकदम समर्थन गर्यो, सहयोग गर्यो, परेको बेलामा समस्या फुकाइदियो, ट्रेन गर्यो, कोच गर्यो, अवसर दियो, यसरी सपोर्ट गर्यो भने ऊ त्यसै अनुशासित भइहाल्छ होइन। अब त्यसपछि गएर अर्को चाहिँ रिवार्ड, रिवार्डले पनि मान्छेलाई अनुशासित बनाउँछ, पुरस्कार दिने, तर त्यो पुरस्कार चाहिँ उसको कार्य सम्पादन, अनुशासन, आचरणको मूल्याङ्कनको आधारमा गर्यो भने दिज अल आर पोजिटिभ मिन्स अफ डिसिप्लिन। यो सकारात्मक अनुशासन भयो भने, अर्को चाहिँ निगेटिभ डिसिप्लिन हुन्छ। नकारात्मक अनुशासन चाहिँ कसरी हुन्छ त भन्दाखेरि फियर, डर देखाएर एकदमै होइन, अनि हार्ड पनिसमेन्ट, कठोरतम यो चाहिँ सजाय दिएर पनि मान्छेलाई अनुशासनमा राख्न सकिन्छ, रेस्ट्रिक्सन अफ फ्रिडम, उसको स्वतन्त्रतालाई कटौती गरिदिएर आदि आदि गरेर पनि। तर अब यो निगेटिभ डिसिप्लिन मेजर्स एट प्रेजेन्ट आर नट इफेक्टिभ वान होइन, तिनीहरू त्यति धेरै इफेक्टिभ मानिँदैन। तर यसको मतलब सबै पोजिटिभ मिन्स अफ डिसिप्लिनले मात्रै पनि रियलमा अनुशासन चाहिँ कायम हुँदैन, पोजिटिभ र निगेटिभको वास्तवमा सही मिश्रण चाहिँ जरुरी पर्छ, कहिले काहीँ चाहिँ निगेटिभ वेपनको पनि प्रयोग गर्नुपर्ने चाहिँ हुन्छ। अर्को एउटा चाहिँ सेल्फ डिसिप्लिन अर कन्ट्रोल भन्ने हुन्छ, आत्म अनुशासन वा नियन्त्रण, आत्मनियन्त्रण, आत्म अनुशासन, आत्मनियन्त्रण, यो चाहिँ अरू कसैले अनुशासित गरिदिनु पर्दैन, पोजिटिभ मिन्स पनि चाहिएन, निगेटिभ मिन्स पनि चाहिएन। अब उसलाई चाहिँ के गर्नु पर्यो त भन्दाखेरि आफै अनुशासित हुने वातावरण बनाउनु पर्यो। त्यो भनेको चाहिँ कसरी आत्म अनुशासन कायम गर्न सकिन्छ त भन्दाखेरि व्यक्तिमा चाहिँ जब अटोनोमी, कार्य स्वायत्तता दियो, पार्टिसिपेटरी अप्रोच, सहभागितामूलक शैलीको अवलम्बन गरियो, अनि त्यसपछि उसमा रेकग्निसन, कामको चाहिँ त्यो मान्यता दियो अथवा त्यो कामको भ्यालु दियो, महत्त्व दियो, रेकग्निसन दियो भने, र अर्को चाहिँ पेनाल्टिजहरू जहिले पनि एप्रोप्रिएट टु द भायोलेसन, यो जुन उल्लङ्घनसँग मिल्दा जुल्दा पेनाल्टीहरू दियो भनेको त्यो उल्लङ्घन अनुकूलका पेनाल्टीहरू दियो भनेदेखि अब के हुन्छ त भन्दा आत्म अनुशासन कायम हुन सक्छ, व्यक्ति स्वयं स्वत नै अनुशासित हुन्छ भन्ने हुन्छ। भने अर्को एउटा चाहिँ यो अलिकति चारवटा एकदमै तपाईँले व्याख्या गर्न सक्ने, तिनको नामले नै व्याख्या गर्न सक्ने खालको छ, तर म्याकग्रेगरले एउटा अनुशासन कायम गर्ने टुलको कुरा गरेका छन्। म्याकग्रेगरले भनेको त्यो टुल चाहिँ के हो त भन्दा, यो खास गरी अनुशासन कायम गर्ने प्रोसेससँग सम्बन्धित छ, प्रक्रियासँग सम्बन्धित छ, त्यसलाई अनुशासनकै प्रकार भनेर भनेको छ। त्यो चाहिँ के हो भने द रेड हट स्टोभ रुल भन्छ, द रेड हट स्टोभ रुल। स्टोभ रुल भनेको के हो त भन्दाखेरि तातेको चुलोको नियम भन्छ होइन, तातो चुलोको नियम, तातो चुलोको नियम, रेड हट स्टोभ रुल भनेको चाहिँ तातो, रातो तातो भनौँ न, रातो तातो चाहिँ स्टोभ चुलोको नियम भनेको के हो त भन्दा, यसले चाहिँ के भन्छ भने तातेको बेलामा तपाईँले के गर्नुपर्छ, प्रहार गर्नुपर्छ, यानि कि तातेको बेलामा तपाईँले उमाल्नुपर्छ है, चिसो चुलोमा होइन, बलेको बेलामा, तातो भएको बेलामा। यानि कि यसको अर्थ के हो त भन्दाखेरि यो एकछिनमा सेलाउँछ, त्यसैले कुनै पनिसमेन्ट दिने, कसैलाई मोटिभेट गर्ने, कसैलाई यो चाहिँ अलिकति रेकग्नाइज गर्ने, रिवार्ड गर्ने हो भने जुन बेला हो त्यही बेला गर्नुहोस् भनेको के, पनिसमेन्ट पनि इमिडिएटली दिनुपर्छ, त्यो कुनै गल्ती गरेको बेलामा, ब्रिचिङ गरेको बेलामा, भायोलेसन गर्ने बित्तिकै दिनुपर्छ, रिवार्ड पनि पर्फर्मेन्स गर्ने बित्तिकै दिनुपर्छ, त्यो मात्रै इफेक्टिभ हुन्छ है भनेर यसले भन्छ। त्यसैले गर्दाखेरि यो के भन्छ भनेदेखि द एक्सन, डिसिप्लिन एक्सन सुड के अरे सुड बर्न इमिडिएटली, तत्कालै त्यो चाहिँ यो अनुशासन कायम गर्ने कदम चाहिँ लिनु पर्छ भनेर भन्छ यो तातो चुलोको नियमले चाहिँ है। यसरी तर त्यो गरिरहँदाखेरि पनि त त्यो पनिसमेन्ट जुन हो, पनिसमेन्ट दिने कुरा चाहिँ इम्पर्सनल हुनुपर्छ, कसैप्रति बायस चाहिँ हुनु हुँदैन भन्ने कुरा पनि यसले भन्छ। सो दिज आर द टाइप्स अफ डिसिप्लिन अब डिसिप्लिनको पालना नगर्ने इन्डिसिप्लिन किन हुन्छ, कारण के हुन्, गैर अनुशासनका कारण के हुन् भन्ने हुन्छ, त्यो चाहिँ सङ्गठनात्मक कारण वा सङ्गठनात्मक तत्त्वले पनि डिसिप्लिनलाई प्रभाव पार्छ अथवा डिसिप्लिनलाई गैर पालना गराउने हुनसक्छ, गैर डिसिप्लिन भनौँ न, अनुशासनहीनता कायम हुनसक्छ, इन्डिभिजुअल फ्याक्टरले पनि हुनसक्छ, इन्भाइरोमेन्टल फ्याक्टरले पनि हुन्छ, सङ्गठनमा अथवा व्यवस्थापनमा इन्डिसिप्लिन अथवा गैर अनुशासन अनुशासनहीनता हुने कारणहरूमा सङ्गठनात्मक तत्त्व हुनसक्छ, जस्तो ल्याक अफ यो चाहिँ कोअर्डिनेसन हुनसक्छ एउटा, होइन ल्याक अफ कोअर्डिनेसन हुनसक्छ, अथवा अनु समन्वयको कमी भयो भने पनि अनुशासन हुँदैन। त्यस्तै गरिकन फेलियर अफ एसेसिङ ट्रेट अफ इम्प्लोइज वेल रिक्रुटमेन्ट, यो कर्मचारीलाई भर्ना गर्दाखेरि उसको क्वालिटी टेस्ट गर्न नसक्नु के, यो अनुशासित छ कि छैन, जस्तो पायो त्यस्तो मान्छे भर्ना गरेर पनि अनुशासन ब्रिच हुन्छ, त्यसैले उसको अनेस्टी इन्टिग्रिटी इथिक्स मोरालिटी यसको टेस्ट गर्नुपर्ने हुन्छ, त्यो भएन भने गैर अनुशासित मान्छे आउन सक्छ, त्यो सङ्गठनको फल्ट हो, लिँदाखेरि अनुशासनको परीक्षण गरिएन। अर्को चाहिँ इनइफेक्टिभ लिडरसिपले गर्दा पनि अनुशासित ब्रिच हुन्छ, लिडरले त आफ्नो प्रभाव सबैमा कायम गरेर उनीहरूलाई ऐक्यबद्ध बनाइराख्न सक्नु पर्यो कामप्रति, तर जब लिडर इनइफेक्टिभ हुन्छ, लिडर कमजोर भएपछि अनुशासन बिग्रिन्छ, हाम्रो पार्टीहरूमा हेर्नुभयो भने देखिहाल्नुहुन्छ तपाईँले, वा कुनै पनि अर्गनाइजेसनमा कमसल लिडर भएको बेलाको त्यहाँभित्रको अनुशासन हेर्नुहोस्, परिवारमै घरमुली कमजोर भएको अवस्थाको होइन त्यहाँभित्रको अनुशासन हेर्नुहोस्, सो यस्तो खालको इनइफेक्टिभ लिडरसिपले पनि के हुन्छ, इनडिसिप्लिन अथवा अनुशासनहीनता सिर्जना गर्छ। अब हामीले सङ्गठनमा फेभरिजम नेपोटिजमको प्रयोग गर्यौँ भने पनि अनुशासनै हुँदैन, आफन्तवाद नातावाद कृपावाद जस्ता कुरालाई प्रयोग गर्न थाल्यौँ भने अब कसैले तपाईँलाई टेर्नेवाला छैन, होइन त्यो सिस्टममा चलेन भनेदेखि, अनि कतै कसैप्रति बायस हुन थाल्यौँ, अनि गुनासो सुन्ने संयन्त्र भएन, होइन सङ्गठन बायस भएर गुनासो सुन्ने संयन्त्र भएन भनेदेखि सङ्गठनका यस्ता कारणले पनि सङ्गठनमा अनुशासन हुँदैन। अर्को व्यक्तिगत कारण हुन्छ, व्यक्तिको व्यक्तिगत कारणमा चाहिँ अथवा व्यक्तिगत तत्त्वहरूमा चाहिँ के हुन्छ त भन्दा के हुन्छ त भन्दाखेरि यो चाहिँ यदि व्यक्तिका यो भ्यालुहरू चाहिँ कस्ता छन् त भन्दाखेरि नन कन्फर्मिस्ट भन्छ, त्यो नन कन्फर्मिस्ट भनेको चाहिँ स्थिर र अडिग मूल्य छैन, तपाईँले आज यो कुरालाई ठिक भन्नुहुन्छ भोलि बिहान अर्कै कुरालाई ठिक भन्न थाल्नुहुन्छ भने त्यहाँ अनुशासनहीन हुनुहुन्छ तपाईँ, है त्यसैले व्यक्तिका अडिग र स्थिर मूल्य नहुनु अथवा व्यक्तिमा अडिग र स्थिर मूल्यको अभाव हुनु त्यो व्यक्तिगत कमजोरी भयो अनुशासनको, भनेको के हो त भन्दाखेरि आज चाहिँ तपाईँ एकदम के अरे मैले अब जिन्दगीमा कहिले पनि स्मोकिङ गर्दिनँ, स्मोकिङ इज हजार्डियस फर हेल्थ, अथवा मैले चाहिँ अल्कोहल चाहिँ लिन्न द्याट इज हजार्डियस फर हेल्थ भनेर एकदम लिडरको उहाँहरू कसैको इन्फ्लुएन्सरको कुरा सुनेर डिसाइड गर्नुभयो, अनि भोलि पर्सि भएपछि दुई तिन दिनपछि कोही साथीहरूको लय लयमा लगाएर ल आज एक दिन भनेर फेरि सुरु गरिहाल्नुभयो भने तपाईँको भ्यालु के भयो, स्थिर भएन कि कन्फर्मिस्ट भएन, तपाईँको भ्यालु चाहिँ स्थिर र अडिग भएन, अब तपाईँ त्यस्तो भएपछि कहिले पनि अनुशासित हुनुहुन्न, आज एउटा देखिनुहुन्छ भोलि अर्कै व्यवहार गरिहाल्नुहुन्छ है। अनि त्यस्तै गरिकन यो पुअर इथिक्स एन्ड इन्टिग्रिटी, तपाईँमा नैतिकता र सदाचारिता छैन राम्रो भने कहाँ हुर्किनुभयो तपाईँ, कस्तो परिवारमा कस्ता साथीको सङ्गत गर्नुभयो, होइन के शिक्षा प्राप्त गर्नुभयो, त्यसले तपाईँको नैतिकता र सदाचारिताको जग बसाल्छ, यदि त्यही कमजोर छ भने अनि तपाईँ अनुशासित हुन सक्नुहुन्न। ल्याक अफ ट्रेनिङ, कहिलेकाहीँ तालिम नभएर पनि मान्छे अनुशासित हुँदैन, होइन तालिमले पनि काम गर्छ। अर्को एटिच्युडै निगेटिभ छ भने पनि त्यो मान्छे कहिले पनि अनुशासित हुँदैन, नकारात्मक प्रवृत्तिको छ भने। अर्को इल माइन्डनेस माइन्डेडनेस भन्छ, इल माइन्डेडनेस, कसै कसैको चाहिँ यो सोचाइ नै खराब हुन्छ के, जहिले पनि कताबाट अर्कोलाई बिगारौँ कताबाट चाहिँ यो हानि नोक्सानी गरौँ भन्ने मात्रै हुनसक्छ इल, के त्यो इल माइन्डेडनेस भयो भने यो खराब खराब सोच भयो भने त्यसले पनि यी व्यक्तिगत कारणहरू भयो, अरू जति पनि थप्न सक्नुहुन्छ। अर्को इन्भाइरोमेन्टल फ्याक्टरले पनि अनुशासन उल्लङ्घन गराउँछ, गैर अनुशासन कायम गर्छ। एउटा चाहिँ के हो त भन्दाखेरि यो समाज आफै अनुशासनहीन छ भने त्यो समाजबाट आएको मान्छे सार्वजनिक पदमा पुगेर अनुशासित हुँदैन। त्यसैले त्यो चाहिँ इन्भाइरोमेन्टल फ्याक्टर हो। इफ द सोसाइटी इट सेल्फ, इफ द स्कुल एन्ड एजुकेसन इन्स्टिट्युसन देम सेल्फ, होइन, इफ द युथ क्लब देम सेल्फ, अथवा इफ द मिडिया देम सेल्फ, इफ द पोलिटिसियन देम सेल्फ, पोलिटिकल पार्टी देम सेल्फ, फ्यामिलीज देम सेल्फ आर नट डिसिप्लिन, अनि त्यसपछि त्यहाँबाट आएको प्रोडक्ट मान्छे सार्वजनिक अधिकारी भएर अनुशासित त हुँदै हुँदैन। त्यसैले समाज, विद्यालय, परिवार अनि क्याम्पसहरू, शैक्षिक संस्थाहरू, यिनीहरू कस्ता छन् तिनीहरू नै अनुशासनहीन छन् भने हुँदैन। अर्को चाहिँ रिलिजियस इन्स्टिट्युसन र पोलिटिकल इन्स्टिट्युसनमा अनुशासनको कमी छ, तिनीहरू अनुशासनद्वारा चल्ने छैनन् भने दे हेभ भेरी ह्युज इम्प्याक्ट इन ह्युमन लाइफ। सो इफ द रिलिजियस एन्ड पोलिटिकल इन्स्टिट्युसन इन ए सोसाइटी ओर इन ए कन्ट्री डु हेभ नो डिसिप्लिन एट अल, देन पिपुल इन सोसाइटी विल अल्सो नो डिसिप्लिन, अनि त्यो सार्वजनिक अधिकारी वा कर्मचारी भनेको त्यसैको प्रोडक्ट हो। त्यसैले यी चाहिँ इन्भाइरोमेन्टल फ्याक्टरहरू भए अनुशासनहीनताका। अब अनुशासन कायम गर्न वा अनुशासन ब्रिज गर्नेलाई के गरिन्छ भन्दा दुईवटा एक्सन गरिन्छ। एउटा चाहिँ माइनर पनिसमेन्ट, अर्को चाहिँ मेजर पनिसमेन्ट। माइनर भनेको चेतावनी दिने, लिखित यो स्पष्टीकरण सोध्ने, अनि त्यसपछि बढुवा रोका गर्ने वा चाहिँ उसलाई सुविधाहरू कटौती गरिदिने आदि आदि, यी माइनर भयो भने। मेजर चाहिँ निलम्बन गर्ने, घटुवा गर्ने, अथवा चाहिँ उसको तलब रोका गरिदिने, सेवाबाटै निकाल्ने, तलब घटाइदिने, यस्ता खालका विधिहरू हुन सक्छन्। त्यसैले माइनर र मेजर दुई किसिमका डिसिप्लिनहरू अथवा डिसिप्लिन कायम गर्ने मेजरहरू, त्यसलाई पनिसमेन्ट गर्ने चलन छ। अब यो पनिसमेन्टलाई यहाँ अलिकति छोडेर आचरण र आचरण भनेको के हो भन्ने कुरा गर्छु। अघि नै मैले उता पनि पढाइसकेँ, आचरण भनेको चाहिँ कुनै पनि व्यक्तिको समाजले उसबाट अपेक्षा गर्ने अपेक्षित व्यवहारहरू अथवा समाजको केलाई ठिक र केलाई बेठिक भनेर मूल्याङ्कन गर्ने, जज गर्ने, जजमेन्टलका क्राइटेरियाका भ्यालुहरू, होइन, अथवा समाजले ठिक र बेठिक भनेर कुनै विषय, कुनै व्यक्ति वा कुनै घटना परिघटनालाई मूल्याङ्कन गर्दा लिने आधारहरूको मूल्य पद्धतिलाई हामी चाहिँ आचरण भनेर भन्छौँ, अथवा त्यस्तो आधार र मूल्य पद्धतिको समष्टिलाई हामी आचरण भन्छौँ। र त्यो आचरण चाहिँ त्यस्ता मूल्य पद्धतिहरू जुन समाजले तय गर्छ नि, यो ठिक भनेर जेलाई भन्छ, त्यो त्यसको पालना गर्नु सदाचारिता भयो। जुन बेठिक भन्छ त्यसको पालना गर्नु चाहिँ दुराचारी भयो, सदाचारी दुराचारी। त्यसैले आचरण भनेको समाजले के ठिक र बेठिक, के सही र के गलत, के राम्रो र के नराम्रो, के गर्न हुने र के गर्न नहुने भनेर कुनै पनि वस्तु, कुनै पनि घटना, कुनै पनि सोच विचार वा परिस्थिति आदिका बारेमा गर्ने मूल्याङ्कन अथवा आदिको मूल्याङ्कन गर्दा प्रयोग गर्ने मूल्यहरू, है, प्रयोग गर्ने मूल्यहरू, मूल्य मान्यताहरू, त्यो चाहिँ के हो त भन्दाखेरि आचरण हो। र उसले ठिक राम्रो गर्न हुने सही भनेर तोकेका त्यस्ता मूल्यहरू सदाचारी भए, असल आचरण भए, उसले गलत गर्न नहुने, खराब नराम्रो भनेर तोकेका मूल्य व्यवहारहरू चाहिँ के भयो त भन्दा दुराचार भए, खराब आचरण भए। त्यसैले आचरण भनेको चाहिँ के रहेछ त भन्दा समाजको कुनै पनि व्यक्तिको व्यवहारको मूल्याङ्कनका आधारहरूको समष्टि हो आचरण, मूल्याङ्कनका मूल्यहरूको समष्टि हो मूल्याङ्कन, के अरे आचरण। र सकारात्मक प्रवृत्ति र प्रकृति, यानि कि समाजले अपेक्षा गरे जस्ता मूल्यहरू, समाजले राम्रा भनेर, गर्न हुने भनेर, सही भनेर, असल भनेर परिभाषित गरेका मूल्य प्रवृत्तिहरू व्यवहारहरूको पालना गरेको अवस्था सदाचारिता हो। त्यो नगरिकन गर्न नहुने भनेर, नराम्रा भनेर, खराब भनेर चाहिँ तोकेका मूल्य व्यवहारहरूको पालना गरेको अवस्था चाहिँ दुराचार हो। यसरी हामीले आचरणलाई बुझ्नुपर्छ। त्यसैले इथिक्स इज समथिङ एक्सटर्नल टु एन इन्डिभिजुअल, It is not in the control of an individual. Ethics is the perception developed and imposed by society on individual. यो चाहिँ समाजले बनाएको र व्यक्तिमाथि लादेको मूल्यहरू हो. समाजले के चाहन्छ र के चाहँदैन भन्ने सन्दर्भमा उसले विकास गरेको र व्यक्तिमाथि जबरजस्ती लागू गरेको वा व्यक्तिमाथि लागू गरेको मूल्यहरू हो. आचरण भनेको चाहिँ हुनसक्छ व्यक्तिको इन्टर्नल यो गटले, इन्टर्नल इन्ट्युसनले, व्यक्तिको विवेकले, लजिकले, साइन्सले कहिलेकाहीँ ती कुराहरूलाई गलत ठानेको हुनसक्छ र पनि उसले पालना गर्छ है. र पनि उसले पालना गर्छ. आजभन्दा कति वर्ष अगाडि झोला फिल्म हेर्नुभयो, सती जानु असल आचरण भन्थ्यो समाजले. अब के लाग्छ तपाईँलाई होइन त्यो बेलामा? अनि त्यो पालना गर्यो भने एकदम असल सती भन्ने हुन्थ्यो, पालना गरेन भनेदेखि त्यसलाई चाहिँ खराब सती. त्यो सती त जसरी पनि पठाउँथ्यो सबैलाई हुँदैन थियो है. फेरि त्यसको मतलब कुनै कुनै उसमा चाहिँ सतीको जुन चलन थियो, अब त्यो त्यस्तो खालको मानवीय जुन एटिच्युड छ, भ्यालु छ समाजको, तर त्यसलाई पनि समाजले स्वीकारेको थियो. अब त्यसलाई हामीले राम्रो भन्न त मिल्दै मिलेन. त्यो व्यक्तिभित्रबाट वा जसले बाध्य बनाएर कसैलाई सती लगिराखेको छ त्यो पनि उसले पनि गलत भन्ने सोचिराखेको छ, तर समाजको लागि हो आचरण पालना गर्ने भइदिन्छ होइन. त्यसैले यो आचरण भनेको एक्सटर्नल कुरा हो. कम समटाइम यो इलजिकल हुनसक्छ, समटाइम यो इरेसनल हुनसक्छ, समटाइम यो इनह्युमन हुनसक्छ, समटाइम यो फर एन इन्डिभिजुअल अनएक्सेप्टेबल हुन सक्छ है आचरण चाहिँ. त्यसैले यो सधैँ आचरण राम्रै हुन्छ भन्ने छैन. आचरणभन्दा माथि रहेर चाहिँ नैतिकता हुन्छ. नैतिकताले चाहिँ क्रस द लिमिटेसन, क्रस द बोर्डर, क्रस द मार्जिन अफ इथिक्स, त्योभन्दा बाहिर जान्छ नैतिकता चाहिँ. अब मलाई के ठिक लाग्छ, मलाई कतिको विवेकपूर्ण लाग्छ, मलाई के कुरा तथ्यपरक लाग्छ, मलाई के सही लाग्छ र वास्तविक सही के हो भन्ने आफैले छुट्याउन सक्ने र आफूलाई सही लागेको गर्ने चाहिँ नैतिकता हो फेरि है. तर अब हामीले नैतिकता र आचरणलाई सँगसँगै एउटै सिनोनिमसले पनि प्रयोग गर्छौँ. तर सधैँ आचरण राम्रै हुनुपर्छ भन्ने छैन. समाजले स्वीकारेको कुरा आचरण हुन्छ होइन. समाजले स्वीकारेको जस्तो उदाहरण दियो भनेदेखि आचरण भन्छ. अब आचरण तिमी दुराचारी भयो भनेर भनिरह हुन्छ समाजले, अनि त्यसैलाई फेरि समाजले चोख्याइदियो भने त्यो सदाचारी भइहाल्छ है. कहिलेकाहीँ गर्न नहुने कामहरू गरेको कुरालाई पनि समाजले आँखा छोप्छ अथवा स्वीकार्छ, त्यसलाई मिलाउँछ, मेलमिलाप गरेर राख्छ होइन. तर समाजले त स्वीकार्यो तर त्यो चाहिँ इमोरल हो, इथिकल भए पनि. त्यसैले इथिक्स हुने बित्तिकै सबै हुन्छ भन्ने चाहिँ होइन. बट इट इज गुड टु ह्याभ इथिक्स विथ गुड मोरालिटी अल्सो. तर मैले यहाँ भन्न खोजेको खालि आचरणको मात्रै तपाईँकोमा टपिक भएको, आचार संहिता भएको भएर आचरण भनेको. आचरण भनेको चाहिँ समाजले तोकेका मूल्यहरू, सही असल राम्रा भनेर परिभाषित गरेका यो मूल्यहरूको पालना गर्नु असल आचरण हो. ती मूल्यहरूको समष्टि चाहिँ आचरण हो. तर आचरण चाहिँ असल मात्रै होइन फेरि. आचरण भनेको चाहिँ ठिक वा बेठिक भनेर, अथवा सही वा गलत भनेर, राम्रो वा नराम्रो भनेर समाजले कुनै वस्तु, घटना, व्यक्ति वा परिस्थितिको विषयमा मूल्याङ्कन गर्ने आधारका रूपमा प्रयोग गर्ने मूल्यहरूको समष्टिलाई आचरण भनिन्छ. ती राम्रा भनिएका मूल्य परे भने असल आचरण हुन्छन्, नराम्रा गर्न नहुने भनिएका मूल्यहरू परे भने तिनलाई चाहिँ खराब आचरण भनेर, दुराचार त्यसको पालना गर्नुलाई दुराचार भनेर भनिन्छ. यसरी हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ. यदि आचरण बुझिसकेपछि यो आचरणलाई व्यवस्थित गर्नका निमित्त राज्य, समाज, संगठन आदिले निश्चित नियमहरू बनाएको हुन्छ. त्यसलाई हामी आचार संहिता भन्छौँ. देन वाट इज आचार संहिता? कोड अफ कन्डक्ट. कन्डक्ट आचरण हो, कोड भनेको नियम. त्यो आचरणलाई बाँध्ने नियमहरूको समष्टि चाहिँ आचार संहिता. त्यसैले आचार संहिता भनेको कुनै पनि पेसा व्यवसाय, यहाँ हामीले पढेको त पेसा व्यवसायसँग सम्बन्धित हो नि व्यावसायिकता. त्यसैले कुनै पनि पेसा व्यवसायले गर्न हुने वा नहुने मूल्य, मान्यता, व्यवहार र आचरणहरूका सम्बन्धमा सङ्गठनले बनाएका नियमहरूको समष्टिलाई हामी आचार संहिता भनेर भन्छौँ है। कुनै पनि पेसा व्यवसायले अथवा कुनै पनि पेसा व्यवसाय अवलम्बन गर्ने कर्मचारीले वा पदाधिकारीले वा जनशक्तिले यो के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने सन्दर्भमा सम्बन्धित सङ्गठनले निर्धारण गरेका नियमहरूको समष्टिलाई हामी आचार संहिता भनेर भन्दा रहेछौँ। यसरी चाहिँ हामीले आचार संहितालाई बुझ्नुपर्ने हुन्छ। अब यो आचार संहितालाई व्यवस्थित गर्न चाहिँ त्यो पेसासँग, त्यो व्यवसायसँग, त्यो सेवासँग सम्बद्ध ऐनले नै कानुनी व्यवस्था पनि गरेको हुन्छ र फरक फरक पेसाको पनि विशिष्टीकृत सेवा समूहको फरक फरक आचरण हुनसक्छ र त्यो सेवा समूहभित्र सङ्गठनको फरक आचरण हुनसक्छ। त्यसैले गर्दाखेरि हामी कहाँ चाहिँ के छ भने ब्रोडली सार्वजनिक व्यवस्थापन भनिरहँदाखेरि हामीले चाहिँ यो के बुझ्नु पर्यो भने एकछिनलाई तपाईँलाई माथि लगेर मैले ब्रोडली म्याक्रोमा भने भनेदेखि नागरिकको आचरण के भन्दाखेरि कन्स्टिट्युसन हेज डिफाइन दि रेस्पोन्सिबिलिटी अफ सिटिजन, नागरिकका जुन जिम्मेवारीहरू तोकेको छ त्यो ब्रोड आचरण हो है। साधन सम्पत्तिको रक्षा गर्नु, राष्ट्रको हित विपरीत काम नगर्नु, एकता अखण्डता सार्वभौमिकता स्वाधीनता जोगाउने काम गर्नु, राज्यलाई परेको बेलामा सहयोग गर्नु, यी जे जे छन् नि हो यिनीहरू चाहिँ ब्रोड आचरण भए त त्यो यो आम नागरिकको भनौँ न त्यो आचरणहरू भयो भने हामी कुनै पेसा व्यवसायमा आउँदा साधन व्यवस्थापन भनेपछि मूल सेवा चाहिँ निजामती भएकोले निजामती सेवा ऐनले आचरण सम्बन्धी व्यवस्था गरेको छ ऐनमै र नियमावलीमा होइन। त्यसैले निजामती सेवा ऐनमा चाहिँ तपाईँले हेर्नुभयो भनेदेखि आचरणका सम्बन्धमा गरिएका मोटामोटी व्यवस्थाहरू चाहिँ निजामती कर्मचारीले के गर्न हुने र के गर्न नहुने भनेर तोकेको छ, के गर्न हुने पनि नहुने पनि। यो चाहिँ दफा 140 छन् आचरणका व्यवस्थाहरू होइन। समय पालना र नियमितता एउटा, अनुशासन र आज्ञा पालन, राजनीतिक तथा अवाञ्छित प्रभाव पार्न नहुने, अघि माथिको समय पालना र नियमितता चाहिँ गर्नुपर्ने अनि अनुशासन र आज्ञा पालन गर्नुपर्ने, राजनीतिक तथा यो के भन्छ अवाञ्छित प्रभाव पार्न नहुने चाहिँ गर्न नहुने, यसरी हुने वा नहुने विषय तोकेको हुन्छ कि। राजनीतिमा भाग लिन नहुने, सरकारको आलोचना गर्न नहुने, यसरी तोकेको हुन्छ है। सरकारी कामकाजको विषयमा चाहिँ समाचार प्रकाशन प्रसारण गर्न नहुने है, कम्पनी व्यवसाय सञ्चालन गर्न नहुने निजामती कर्मचारीले, त्यसपछि गएर सेवाग्राहीसँग मर्यादित र असल व्यवहार कायम गर्नुपर्ने होइन, अन्यत्र नोकरी वा सेवा गर्न नपाइने, निर्वाचनमा भाग लिन नहुने भनेर यसरी चाहिँ विभिन्न छन्। त्यो तपाईँले ऐनमा पनि हेर्न आउँछौँ, बन्द प्रदर्शन हडताल यो गर्न नपाइने भन्ने आदि आदि छन्। यी चाहिँ आचरण सम्बन्धी व्यवस्थाहरू ऐनमा छन् भने अर्को चाहिँ राजसेवक कर्मचारीको आचरण सम्बन्धी नियमावली पनि छ एउटा है। राजसेवक कर्मचारीहरूको आचरण सम्बन्धी नियमावली भन्ने छुट्टै छ, दि रेगुलेसन्स अबाउट कोड अफ कन्डक्ट अफ यो पब्लिक सर्भेन्ट्स है। राजसेवक कर्मचारीहरूको आचरण सम्बन्धी नियमावली पनि छ। त्यसपछि गएर प्रत्येक निकायको निकायगत यो आचार संहिता है, आचार संहिता, निकायगत आचार संहिता पनि जारी गर्ने गरेको छ है। कोड अफ कन्डक्ट अफ अल इन्स्टिट्युसन्स ओर एजेन्सिज, तपाईँ लोकसेवा आयोगको छुट्टै आचार संहिता हुन्छ, अर्को कुनै कार्यालयको छुट्टै आचार संहिता हुन्छ, यसरी पनि आचार संहिता जारी गर्ने चाहिँ प्रोभिजनहरू छन् हामी कहाँ। यसरी हामीले कोड अफ कन्डक्टलाई बुझ्नुपर्ने हुन्छ, आचार संहितालाई बुझ्नुपर्ने हुन्छ है। अब यो चाहिँ कोड अफ कन्डक्टको खास गरिकन सङ्गठनमा के महत्त्व हुन्छ भन्ने पनि एउटा क्वेसन हुनसक्छ आचार संहिताको। त्यो भनेको त अनुशासन पालना गर्छ, व्यावसायिकताको प्रवर्धन गर्छ, यो सङ्गठनमा भ्रष्टाचार अनियमिततालाई नियन्त्रण गर्छ, पारदर्शिता प्रवर्धन गर्न मद्दत गर्छ यसले, ऐन कानुन नियमको परिपालना बढाउँछ होइन, अनि सङ्गठनको उत्पादकत्व अभिवृद्धि गर्न मद्दत गर्ने भयो, सङ्गठनको छवि राम्रो हुने भयो, कर्मचारी दक्ष कर्मचारीलाई रिटेन गरिराख्न चाहिँ सहयोग पुर्याउने भयो आचरणले, आचार संहिताले होइन। यस्ता खालका चाहिँ फाइदाहरू हुन्छन्, जोखिम न्यूनीकरण गर्न सकिन्छ सङ्गठनको, आदि आदि फाइदाहरू हुन्छन्। अब यदि सबै भनिसकेपछि यो सजाय सम्बन्धी पनि नेपालको निजामती सेवामा व्यवस्थाहरू छन्, त्यो अघि मैले ब्रोडली भने तपाईँलाई सबै थाहै छ, एउटा साधारण सजाय र एउटा चाहिँ यो विशेष सजाय भन्ने होइन। यो आचरण अनुशासन व्यावसायिकता सबैको उल्लङ्घन गरेपछि सजाय हुन्छ भनेर त मैले अघि भनिहालेँ। त्यसैले हाम्रो दफा 59 अहिलेको ऐनकोले चाहिँ निजामती कर्मचारीलाई उचित र पर्याप्त कारण भएमा द्याय बमोजिमका भन्दा दुईटा विभागीय सजाय, एउटा सामान्य अर्को विशेष। सामान्य विभागीय सजाय 3 किसिमको हुन्छ, एउटा नसिहत दिने अथवा चेतावनी दिने, दोस्रो चाहिँ 2 वर्षसम्म बढुवा रोक्का वा बढीमा 2 तलब वृद्धि रोक्का गर्ने, होइन 2 वर्ष बढुवा रोक्ने वा 2 तलब वृद्धि भनेको 2 वर्ष ग्रेड रोक्का गर्ने, अर्को चाहिँ 2 वर्षदेखि 5 वर्षसम्म बढुवा रोक्का गर्ने वा 2 देखि 5 वर्षसम्मको तलब वृद्धि मा रोक्का गर्ने भनेर 3 वटा यो सामान्य सजाय हुन्छ। विशेष सजाय 2 हुन्छ, एउटा चाहिँ भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने, अर्को चाहिँ भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने। सो यो चाहिँ विशेष सजाय। सो दिज आर द 2 टाइप्स अफ हामी कहाँ पनि छन्। अब के गरेमा नसिहत दिने, के गरेमा बढुवा रोक्का गर्ने, 2 तलब वृद्धि रोक्का गर्ने, होइन के गरेमा विशेष सजाय अन्तर्गतको भविष्यमा अयोग्य नठहरिने गरी, के गरेमा ठहरिने गरी भन्ने सबै कुरा तपाईँहरूले चाहिँ पढ्नुपर्छ। अब यो यहाँ मैले व्याख्या गरिराख्नु जरुरी भएन। अब हामी कहाँ चाहिँ व्यावसायिकता आचरण अनुशासन सम्बन्धी के समस्या छन् भन्यो भने चाहिँ, नम्बर 1 चाहिँ हामीले यो सार्वजनिक सेवाको व्यावसायिक मूल्य मान्यताहरूलाई परिभाषितै गरेका छैनौँ। के हो नि त प्रोफेसनल नर्म्स एन्ड भ्यालु परिभाषित गर्न सकेका छैनौँ। दोस्रो, हामी कहाँ यो व्यावसायिकता प्रवर्धन गर्नका निमित्त कर्मचारीहरूको जुन सेवाकै वर्गीकरण छ नि, निजामती सेवाको वर्गीकरण वैज्ञानिक र वस्तुगत छैन, हाम्रो चाहिँ ऱ्याङ्किन म्यान छ, यो के भन्छ पद पद पदमूलक नभइकन दर्जामूलक छ, त्यसले व्यावसायिकता प्रमोट गर्दैन। हामीले जेनरालिस्ट के अरे करियर सिस्टम अथवा सामान्यज्ञतामा आधारित वृत्ति प्रणाली अवलम्बन गरेका छौँ र दर्जामूलक निजामती सेवा छ, त्यसले पनि व्यावसायिकता प्रवर्धन गर्दैन। अर्को चाहिँ हामी कहाँ व्यावसायिक हुनलाई त अनेस्टी, न्युट्रालिटी, कमिटमेन्ट, अकाउन्टेबिलिटी यो सबै हुनुपर्छ नि। अब हामी कहाँ के छ त भन्दा, निजामती सेवामा राजनीतिक हस्तक्षेप छ, अनि ट्रेड युनियनको व्यवस्था, दलगत रूपमा कर्मचारीहरूको विभाजन, होइन आदि कारणले गर्दाखेरि यसको व्यावसायिकता कमजोर बनेको अवस्था छ। अर्को, प्रोफेसनालिजम गर्नका लागि, प्रमोट गर्नका लागि त हाम्रो के हुनु पर्यो त भन्दा, प्रत्येक अर्गनाइजेसनको बिजनेस प्लान हुनु पर्यो, रिजल्ट ओरिएन्टेड वर्किङ कल्चर हुनु पर्यो, होइन रिजल्ट म्यानेजमेन्ट सिस्टम हुनु पर्यो। त्यसैले यो निकायगत रूपमा व्यावसायिक योजना छैन, अनि नतिजामूलक कार्यपद्धति छैन, र त्यसपछि नतिजा निर्धारण गर्ने र त्यसका आधारमा कर्मचारीलाई कार्य सम्पादन मूल्याङ्कन गर्दाखेरि पर्फमेन्स कन्ट्राक्टका आधारमा गर्ने यो खालको रिजल्ट बेस्ड म्यानेजमेन्ट सिस्टम पनि छैन, त्यसैले व्यावसायिकता कायम हुन सकेको छैन। अर्को चाहिँ यो अनुशासन आचरणसँग सम्बन्धित आयो भनेदेखि, आचार संहिताको व्यवस्था छ तर परिपालना एकदम कमजोर छ, दण्डहीनता छ, दण्डहीनताले मान्छेलाई आचरण आचार संहिता उल्लङ्घन गर्न प्रोत्साहित गर्छ। अर्को कुरा चाहिँ के छ त भन्दाखेरि, यो सङ्गठनभित्र चाहिँ अनुशासन र व्यावसायिकता अभिवृद्धि गर्न तालिमहरू पर्याप्त छैनन्, तालिमको अभाव छ, ल्याक अफ ट्रेनिङ, त्यो पनि समस्याका रूपमा रहेको छ। अनि त्यस्तै गरिकन यो चाहिँ तटस्थता र निष्पक्षताको अभाव छ, न्युट्रालिटी एन्ड फेयरनेस। अनि हामी कहाँ काम गर्दाखेरि सहभागिता, पारदर्शिता, यो यस्ता विधिहरूको प्रयोग कम हुन्छ, सहभागितामूलक प्रशासन, सहभागितामूलक डिसिजन मेकिङ र ट्रान्सप्यारेन्सी इन प्रोसेस, ट्रान्सप्यारेन्सी इन इन्फर्मेसन सेयरिङ, यसको अभाव छ, जसले गर्दा हाम्रो सार्वजनिक व्यवस्थापनको उत्तरदायित्व पनि कमजोर छ, नाम मात्रको रिचुअल उत्तरदायित्व छ। भ्रष्टाचार र अनियमिततालाई कम गर्न सकिएको छैन, है अनियमितता र भ्रष्टाचार चाहिँ निरन्तर बढिराखेको छ अवस्था छ। यो चाहिँ व्यवस्था व्यावसायिकताको कमी हुनु, कमजोर सदाचारिता अथवा कमजोर आचरण हुनु, होइन आदि कारणले गर्दाखेरि यस्तो भएको अवस्था छ। र त्यस्तै गरी अर्को चाहिँ निजामती सेवामा खास गरी यो अनुशासन आचरण र चाहिँ आचार संहिता अनि व्यावसायिकताका सम्बन्धमा भएको समस्या के हो त भन्दा, हामीले कर्मचारीहरूलाई चाहिँ मल्टी स्किल्ड ह्युमन रिसोर्सका रूपमा डेभलप गर्न सकेका छैनौँ, बहुसिप, जस्तो यहाँ चाहिँ बौसिप भन्नाले फेरि जेनरलिस्ट बनाउन खोजेको भनेको होइन, कुनै पनि काम गर्न अहिले के चाहिन्छ त भन्दा एउटा कन्सेप्चुअल स्किल चाहियो त्यो कामको विषयमा, दोस्रो टेक्निकल स्किल चाहियो त्योसँग सम्बद्ध प्रक्रिया कार्यविधि ऐन नियम आदि जान्ने स्किल, अनि समस्यालाई एनालिसिस गर्ने, प्रब्लम एनालिसिस गर्न सक्ने त्यस्तो स्किल चाहियो, अनि तेस्रोमा के चाहियो त भन्दा टेक्नो स्किल चाहियो, प्रविधिलाई ह्यान्डल गर्न सक्ने, कम्प्युटर, फ्याक्स, इमेल, इन्टरनेट, सोसल मिडिया होइन, अनि त्यसपछि गएर अहिले त वेबिनार, अहिले धेरै हामीले काम चाहिँ के गर्छौँ त भन्दा वेबबाट यसरी तपाईँलाई पढाए जस्तै जुमबाट अथवा अर्को कुनै वेबसाइटबाट हामीले मिटिङ गर्छौँ, इन्टरनेसनल मिटिङहरू पनि गर्छौँ होइन, भनेपछि यो अब यसलाई ह्यान्डल गर्न सक्ने कपेसिटी पनि चाहियो, त्यसैले मल्टी स्किलिङ हामीले गर्न सकेका छैनौँ होइन। र अर्को चाहिँ यो चाकडी, चाप्लुसी, आफन्तवाद, भाग्यवाद, कृपावाद होइन, भाग्यवाद नभन कृपावाद, आफन्तवाद, चाकडी, चाप्लुसी र कृपावाद, यो चाहिँ हाम्रो जिनमै छ निजामती सेवाको, यो पञ्चायती लिगेसी अझै राणाकालीन लिगेसी हो त्यो अहिले पनि छँदैछ, जो जो गणेश प्रवृत्तिको छ त्यसैले अवसर पाउँछ, काम गर्ने भन्दा पनि हाकिमकोमा वरिपरि घुमिरहने, बिहान पनि छिर्ने, नमस्ते गर्ने, अलिकति एकछिन जाने होइन, अनि के खाइसियो, खाजा खाइसियो खाइसिएन भन्ने, घरमा के छ भन्ने, उस्तै परे घर आउने, हाकिम हाकिमनी छ हाकिम होइन, उसको परिवारको सदस्यसँग चिनजान गर्ने, अनि उनीहरू मार्फत पनि इन्फ्लुएन्स गर्ने, अनि प्रशंसा गर्ने हाकिमको एकदमै, हजुर यस्तो उस्तो, हजुर नभए त चल्दै चल्दैन भन्ने टाइपको होइन, तर काम चाहिँ नगर्ने, सिनको नभाँच्ने, अनि त्यसरी बेनिफिट लिने, यो त्यो भनेको चाकुस चा के भन्छ चाकडी हो, त्यो भने चाकडी र चाप्लुसी हो, चाप्लुसी भनेको चिप्लो ढल्ने के तेल लगाउने मा, यो चाहिँ पहिला पहिला पाहुनाहरू अथवा तपाईँहरूले कथातिर पढ्यो भने ऋषिमुनिहरू, देवताहरू घरमा आयो भने होइन, ज्वाइँहरू है अथवा ठुलो मान्ने मान्छे कोही आयो भनेदेखि बेलुका तेल लगाइदिने, खुट्टामा तेल लाउने चलन हुन्थ्यो नि, हो त्यस्तो चाकडी चाप्लुसी गर्ने यहाँ चलन छ। आफन्तवाद, नातावाद, कृपावाद, क्षेत्रीयतावाद, परिवारवाद, यी सबै हाबी छन् हाम्रो निजामती सेवामा, त्यसले गर्दाखेरि पनि यो प्रोफेसनालिजम अनि इथिक्स र कोड अफ कन्डक्टको प्रभावकारी कार्यान्वयन भएको छैन, दिज आर द प्रब्लम्सलाई। आज पनि अलिक नयाँ र तपाईँहरूलाई एकदमै इम्पोर्टेन्ट टपिक, यो पढ्न मात्र होइन जीवनमा अनुसरण गर्न पनि भएकोले अलि इलाबोरेटिभ ढङ्गले मैले क्लासमै भनौँ न मेन क्लास जस्तो पढाएँ, यो जरुरी नै थियो। अब यति भएपछि मलाई लाग्छ तपाईँहरूले यो कुरा बुझ्नुभयो, जाँचमा राम्रो लेख्न सक्नुहुन्छ। आज यति नै गरौँ, तपाईँको मैले क्वेसन पनि आज लिन्न 50 भइसक्यो, तपाईँहरूलाई धन्यवाद, केही क्वेसन भयो भोलि सोध्नु होला ल, गुड नाइट।